الرحمن الرحيم. للرجال نصيب مما ترك الوالدان والأقربون وللنساء نصيب مما ترك الوالدان والأقربون مما قل منه أو كثر نصيبا مفروزا. صدق الله العظيم. مردوں کے لیے حصہ ہے جو کچھ کے ان کے والدین چھوڑیں, رشتہ اور رشتہ دار چھوڑیں, اور عورتوں کے لیے بھی حصہ ہے جو کچھ کے اس کے والدین اور رشتہ دار چھوڑیں, خواہ تھوڑا چھوڑیں یا زیادہ چھوڑیں, یہ حصہ اللہ رب العزت کی طرف سے طے شدہ ہے. بات چل رہی تھی وَمَنْ كَانَ فَقِيرًا فَلْيَأْكُلْ بِالْمَعْرُوفِ, کہ یتیم کا جو پرورش کرنے والا ہے اگر وہ اتفاق سے غریب ہے اور وہ کمائی کے اوقات بھی یتیم کی پرورش میں خرچ کر رہا ہے تو یتیم کے مال میں سے اپنے گزارے کی بھی خرچہ لے سکتا ہے. ایک صحابی حضرت رسول اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور عرض کیا کہ حضرت میں غریب ہوں اور میرے حوالے یتیم بھی ہیں, تو آپ نے اس کو اجازت دی اسی عہد کے تحت کہ آپ اس میں سے اپنا خرچہ ضرورت کے تحت لے سکتے ہو. اس طرح ایک اور واقعہ آپ کے زمانے میں پیش آیا کہ ایک یتیم کا پرورش کرنے والا شخص خدمت میں حاضر ہوا, عرض کیا کہ حضرت یتیم کی اونٹنی بھی دودھ دے رہی ہے اور میری اونٹنی بھی دودھ دے رہی تھی, تو میں نے اپنی اونٹنی ہمارے محلے میں کوئی اور غریب لوگ تھے ان کو دے دی کہ آپ لوگ اس کو چارہ بھی ڈالیں اور اس سے دودھ بھی حاصل کریں, جیسے عموماً دیہاتوں میں لوگ اس طرح کر دیتے ہیں. تو اب میں یتیم کی پرورش کرتا ہوں اور تو کھانا پینا اپنا ہے, لیکن دودھ کے لیے یتیم کی اونٹنی دودھ دیتی ہے, تو میں اپنے گزارے کا دودھ یتیم کی اونٹنی کے دودھ سے حاصل کر سکتا ہوں؟ تو آپ نے فرمایا کہ آپ اس کو پانی کے لیے لے جاتے ہو, اونٹنی کو چارہ کھلانے کے لیے لے جاتے ہو, اس کو باندھنے میں حفاظت کرنے میں اپنے عمل دخل آپ کا ہے اس میں؟ تو عرض کیا کہ حضرت ہے, میں ہی چارہ ڈالتا ہوں, لے جاتا ہوں چبانے کے لیے, پانی پلانے کے لیے, اس کو باندھتا ہوں, سنبھالتا ہوں. تو آپ نے فرمایا کہ ہاں اپنی ضرورت کے تحت اس میں سے دودھ لے سکتے ہو. تو بات یہ کہ جب گزارا نہ چلتا ہو, غریب ہو یہ شخص اور اپنے اوقات سارے اس میں مصروف کر رہا ہو, تو گزارے کے لیے لے سکتا ہے. نہ بین ہو بین اللہ, یہ اس کا اور اللہ کا معاملہ ہے کہ وہ تھوڑے سے گزارا چلائے. جیسے کہ کہیں موت آنے والی ہے اور رزق مشکوک ہے تو اتنا کہ گزارا چل جائے, اس ترتیب پر ہے. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ اپنے خلافت کے زمانے میں فرمایا کرتے تھے کہ میری مثال یتیم کے متولی کی طرح ہے, میری مثال یتیم کے متولی کی طرح ہے کہ جب یتیم کا متولی مالدار ہو تو اس کو یتیم کے مال میں سے لینے کی اجازت نہیں, اور یتیم کے متولی غریب ہو تو یتیم کے مال میں سے گزارے کے لیے کچھ لینے کی اجازت ہے. میرے پاس کچھ اپنی زمین وغیرہ کا جب کچھ آ جاتا ہے تو پھر بیت المال سے کچھ نہیں لیتا ہوں, اور جب کچھ نہیں ہوتا ہے تو گزارے کے لیے پھر بیت المال میں سے کچھ لے لیتا ہوں. من کان فقیرا فلیأکل بالمعروف کے دستور کے مطابق, اور تب ان کو پیسہ دو, سن رشد کو پہنچ جائیں, سمجھدار ہو جائیں تو گواہ بنا لو. یہ تو پیسہ ان کا ہے, لیکن پھر بھی یہ جب سمجھدار ہو جائیں پھر ان کا پیسہ ان کو دینا ہے, لیکن اپنا پیسہ جب کہ کسی کو دینا ہو وہ کاروبار کے لیے یا ویسے کسی کے کام کی خریداری وکالت کرو کہ تم فلاں چیز کو آئے, تو وہ طریقے والا اس کی سمجھداری شرط ہے. یہاں یتیموں کو پیسہ دینے کا حکم ہو رہا ہے, وہ ہے یتیموں کا, پھر بھی یہ حکم ہے کہ آپ ان کی سن رشد کو دیکھو, ان کا پیسہ ہے لیکن وہ سمجھدار ہیں تو پھر ان کو دو, اگر وہ ویسے ضائع کر دیتے ہیں پھر پیسہ ان کو نہ دو. لیکن اگر اپنا پیسہ ہے, کسی کاروبار میں لگانا چاہتے ہیں, کسی کو دینا چاہتے ہیں, قرضے میں دینا چاہتے ہیں کچھ, تو سمجھ کر دو, دیکھ بھال کر دو کہ یہ بندہ کاروبار کرنا بھی جانتا ہے, یا ویسے پیسے لے کے کہیں بھاگ جائے گا, یا قرضہ جس بندے کو قرضہ لینے کا شوق تو نہیں ہے, ہر کسی سے قرضہ لیتا جا رہا ہے, قرضہ لیتا جا رہا ہے اور ادا نہیں کرتا ہے. تو اس طریقے سے اپنے پیسے کو ضائع نہ کرو. تو ایک لطیفہ باز کتاب نے لکھا ہے کہ ایک بندہ تھا اور اس کے پاس دو چار بندے بیٹھے ہیں, تو سارے اس سے پیسے مانگ رہے ہیں, قرضہ آپ دو ہمیں, قرضہ ہمیں دو, قرضہ ہمیں دو. وہ کہتے ہیں دیتے ہیں دیتے ہیں. तो एक बच्चा कोई दाने बेचने वाला हो, पत्नी कौन कोई छली बेचने वाला हो, वो गुजरा, उसको कहा सबको छलियां खिलाओ। उस बंदे ने जिसने पैसे देने हैं सबके, तो उसने खिला भी दे दी। उसने बाद में पैसे मांगे तो इसने कहा भाई तुम भी इधर बैठ जाओ, यहाँ तो सारे पुरस्कार लाइन लगा के बैठे हैं, सबके मैंने पैसे देने हैं, तुम भी बैठ जाओ। उसने कहा हम तो नहीं बैठते हैं। वो बच्चा था, उसने चीखे लगाना शुरू कर दी, इधर उधर से लोग जमा हो गए। तो भाई क्या हो जाए, क्या हंगामा हुआ। तो सब इन्होंने, वो बच्चा कहता है कि इसने हमारे पैसे देने हैं, छलियां खाई हैं, वो कहते हैं सब ने। तो बहरहाल वो बंदे को ऐसे मेहरबान थे वो, जिनके जिनके 2 रुपए 20 रुपए 50 दिरहम जो भी थे सबके पैसे दे दिए। तो वो बंदा कर्ज देने वाला कहता है कि तुम्हें रोना नहीं आता था, इसको रोना आता था ना, ऐसा रोया है, सबके कर्ज अदा कर दिए। तो ऐसे बंदे को भी कर्जा नहीं देना चाहिए कि जिसको आदत ही वो कर्जा देने की और देने की उसकी नीयत ही नहीं है। हदीस में आता है कि अल्लाह पाक की मदद उस शख्स के साथ होती है कि जब वो किसी से कर्जा लेता है और फिर उसकी नीयत है कि मैं जरूर इसको अदा करूंगा, तो अल्लाह पाक इसके कर्ज की अदायगी से पहले इसको मौत नहीं देंगे, कर्जा इसका अदा करेंगे। और अगर मौत का फैसला हो भी गया फिर भी अल्लाह ताला इसके कर्ज की अदायगी की सूरत कर देंगे, नहीं तो इससे पूछ नहीं होगी, क्योंकि इसकी नीयत सही थी कर्जा अदा करने की। तो आज के सबक में यह फरमाया कि जमाने जाहिलियत में लोग विरासत, जैसे उनके और कानून गलत गलत गलत सलत थे, ऐसे ही विरासत के तौर पर भी उनके कानून गलत थे और गलत रवाज था। अवल तो विरासत दी नहीं जाती थी जैसे पहले गुजर चुका है, लेकिन जहां कहीं देने की तरतीब थी तो ये उसूल तय किया हुआ था कि जो शख्स घोड़े पर सवार होकर लड़ाई करके माल गनीमत जमा करके ला सकता है, ऐसा शख्स अगर मैयत के वरासा में से है तो उसको विरासत मिलेगी। अगर मैयत के औलाद में से ऐसा शख्स नहीं है कि जो घोड़े पर सवार होकर दुश्मन का मुकाबला करके मालो गनीमत जमा करके नहीं ला सकता, उसको विरासत नहीं मिलेगी। ये उसूल था। औस बिन साबित रजी अल्लाह तआला अन्हु एक सहाबी हैं जी, तो ये वफात पा गए। इनका एक लड़का नाबालिग, 2 लड़कियां थी और एक बेवा थी। गोया कि जाहिलियत के उसूल के मुताबिक ना इसकी बेवा को विरासत मिलती है क्योंकि वो घोड़े पर सवार होकर कैसे जाएगी, ना इसकी लड़कियों को मिलती है भले बालिग भी हो, और ना इसके लड़के को विरासत मिल सकती थी इसलिए कि वो नाबालिग था, वो घोड़े पर सवार होकर लड़ाई नहीं कर सकता था। तो चचा जाद ने आकर कब्जा कर लिया कि उस जाहिलियत के उसूल के मुताबिक इसके खानदान का कोई फर्द भी विरासत का मुस्तहिक नहीं है। जब कब्जा हो गया तो औस बिन साबित रजी अल्लाह तआला अन्हु की बेवा ने उन कजनों से कहा, बच्चियों के कजनों से, कि आप मेरी बच्चियों से शादी कर लो, माल तो वैसे भी आपने ले लिया साला, तो शादी कर लो ताकि मैं इस से बेफिक्र हो जाऊं। तो उन्होंने कहा हम शादी भी नहीं करते, माल तो है ही हमारा। ये हजरत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हो गए और पूरा वाकया आपने सुनाया। आपने फरमाया कि ये जाहिलियत का उसूल और ज़ाब्ता चल रहा है, आप सब्र करो, इंशाअल्लाह ताला विरासत के अहकाम नाजिल होने वाले हैं, जैसे विरासत के अहकाम नाजिल होंगे तो मैं आपको हुक्म बता दूंगा। बस उसके एक आते में बाद यह आयत नाजिल हुई, लिर्रिजाल नसीबुम मिम्मा तरकल वालिदान वलअक्रबून। इससे लेकर ये आखिर तक कुरान मजीद ने काफी हद तक मुफस्सल बात विरासत के मौजू पर की है कि किसका कितना हिस्सा है, किसका कितना हिस्सा है। फरमाया मर्दों का भी हिस्सा है, वालिदैन मुराद लड़के, यानी नरीना औलाद का भी हिस्सा है, वालिदैन अगर फौत हो जाते हैं और रिश्तेदार फौत हो जाते हैं तो, और बच्चियों का भी, वलिन निसा नसीबम, और औरतों का भी हिस्सा है, बच्चियों का भी हिस्सा है जो वालिदैन छोड़कर जाते हैं, वल अक्रबू मिम्मा कल्ला मिन्हु अव कसर, रिश्तेदार अगर फौत हो जाते हैं तो उसमें से भी हिस्सा है। अब कौन से रिश्तेदार फौत होते हैं, किसको कितना मिलता है, क्या मिलता है, ये इंशाअल्लाह अगले रुकू में आ रहा है तफसीर के साथ। एक जाहिलियत का उसूल और भी था और बाज इस्लाम के बाद भी बाज कौमों में वो गलत रवाज किसी हद तक राइज रहा है। वो कैसे कि जब कोई शख्स फौत होता है उसके वारिस कई हैं, तो वारिस कई होने के बाद फिर वो ये अंदाजा करते थे कि इसके जो इस तरह के जवान वारिस हैं इनको तो घोड़े या फला चीज देना लाजमी है, बाकी वरासा में फिर फला फला चीज तकसीम कर लेंगे। इस कभी रब फरमाया कि मिम्मा कल्ला मिन हो कसर, विरासत थोड़ी है या ज्यादा है, उसमें किसी वारिस का मखसूस हिस्सा नहीं है, वो पूरी विरासत में से सब का हिस्सा है, जितना जितना जिस किसी को आता है वो उतना है। हाँ, एक उसूल है कि अगर वारिस सारे के सारे राजी हो जाएं कि फलाना घर हम इस भाई के लिए छोड़ देते हैं, जितने वारिस हैं जबल फरूज हैं असबा हैं, जितने वारिस हैं सब राजी हैं कि हम इस भाई के लिए ये हिस्सा बखुशी छोड़ देते हैं, बाकी हम आपस में तकसीम कर देते हैं, वो वारिस सारा माल भी किसी को दे सकते हैं। मैयत सारा माल हालत नजा में अगर किसी के लिए वसीयत कर दे तो नहीं होगा, लेकिन वारिस मैयत के दफन कफन के बाद सारा माल बाहमी रजा के साथ सारे वारिस राजे हैं, उसमें एक भी दराज नहीं है और सारा माल ही किसी के रिफाई काम में दे देते हैं या किसी एक वारिस को देते हैं, कोई हर्ज नहीं। एक सहाबी रजी अल्लाह तआला अन्हु की वफात हुई और हालत नजम में उन्होंने सब माल अल्लाह के नाम पे वक्फ कर दिया। आपको पता चला, आपने फरमाया नहीं जायज, उसको बता दो जाके, तो फिर तिलाई कि उसने आधा माल अल्लाह के रास्ते में वक्फ कर दिया, आधा वारसा के लिए छोड़ा है। आपने फरमाया नहीं, उसको कहो ज्यादा से ज्यादा आप विरासत के लिए वसीयत के लिए अगर माल करना चाहते हो तो वो सुलस माल, माल में से एक तिहाई, फर्ज करो कि 30 रुपए कुल माल है तो 10 रुपए ज्यादा से ज्यादा ये किसी के लिए बगैर वारिस, जो वारिस नहीं है उनके लिए तुम ये वसीयत कर सकते हो, किसी मर्द के लिए, किसी रिफाई इदारे के लिए, किसी के लिए भी सुलस माल या उससे कम कम में जायज है। सबसे पहले मैयत जब फौत होता है वो शख्स, तो उसके कर्जे को अदा किया जाता है, अगर सारा माल कर्जे में ही चला जाता है और बीवी का नार भी कर्जे में दाखिल है अभी तक अगर ना दिया हो तो, अगर सारा माल ही कर्जे में चला जाता है तो फिर तो रात ही खत्म, और अगर कर्जा इतना है कि सारा माल भी कर्जे में चला गया तो फिर इसके वारिसों पर कर्जा आएगा। हदीस में आता है ना, अल हुर्मु बिल हुन में, जो जितना नफा लेता है वो इतना नुकसान भी ले। अगर इस शख्स के पास इतना माल होता कि इसके वारिसों में मिलता तो सारा वो बड़ी खुशी से हासिल कर रहे थे, अब इसके पास माल नहीं है तो इन वारिसों के ऊपर लाजिम है कि वो कर्जे में अदा करें, और अगर ये इनके पास भी कुछ नहीं है वारिसों पर भी, तो फिर काजी ये करेगा कि इनके जिम्मा लाएगा कि तुमने इतनी कमाई करके उसको देनी है कर्ज खा को, तुमने इतनी कमाई करके उस काजी तकसीम कर देगा उनके हवाले, और फिर वो आहिस्ता आहिस्ता कर्ज खाओं को देते रहेंगे। इस्कंदरिया में एक सहाबी रजी अल्लाह तआला अन्हु वाक्य नकल करते हैं कि मैं इस्कंदरिया में गया तो एक सहाबी से मुलाकात हुई, मैंने देखे हुए थे वो, मैंने उनसे पूछा कि आपका नाम क्या है, वो कहता है सारिक, तो सारक तो कहते हैं चोर को, मैंने समझा हो सकता है, मैं समझा नहीं हूं, तो फिर दोबारा किसी और ने भी आपसे पूछा गजरत आपका नाम क्या है, कहा सारक, फिर इनने कहा कि ये कैसा नाम है, ये चोर आपने आपको कहते हैं, इन्होंने कहा आप ये सारक वही लफ्ज कहते हैं जिसका तर्जमा है चोर, कहा वही लफ्ज कहता हूं जिसका तर्जमा है चोर, कहा ये कैसा आपका नाम है, कहा ये मेरा नाम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने रखा है, वैसे मेरा नाम और है, मैं मोहब्बत के तौर पर वही नाम सबको बताता हूँ, हजरत ने मुझे तंबीह के तौर पर एक मकाम पे सारिक फरमाया था, तो मैं फिर वो नाम सबसे मुबारक समझता हूँ दूसरे नामों के मुकाबले में। फिर कहता है मेरा वाकया ये है कि मैं मदीना में पहुंचा और मेरे पास कुछ माल था जो पीछे काफिले वाले माले तजारत लेकर आ रहे थे, बंदन वगैरह जो भी चीज थी, मैंने मदीना में जाके साहब इकराम रजी अल्लाह तआला अन्हु को ये बात कही जो सहाबी थे कि भाई मेरे साथ कोई माल में शरीक होना चाहता है तो मेरा माल आ रहा है, उसमें चार एक आदमी मेरे साथ माल में शरीक हो गए और पैसा उन्होंने मुझे दिया, मैंने जिनका पैसा देना था वो कर दिया, माल आ जाएगा तकसीम कर देंगे, माल मैं पहले पहुंच गया माल पीछे आ रहा था, माल ना आया, वो माल लाने वाले मालूम नहीं कहीं गुम हो गए या लुट गए या भूल गए या क्या। सहाबा किराम रजी अल्लाह तआला ने मुझे पकड़ा और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास हाजिर कर दिया कि हजरत इस शख्स ने हमारे साथ ये काम किया, तो आपने पूछा कि भाई ये कैसा हुआ, था हजरत माल आ रहा था आया नहीं है ये सूरत हाल है, आपने फरमाया सारे तुम चोर हो, तुमने धोखा किया है इनके साथ, ताकि इसको पकड़ो और कितने पैसे हैं? कहा जी 2000 दिरहम है। कहा इसके जितने पैसे हैं ये उतनी कमाई करेगा, और या कोई शख्स 2000 रुपया दे दे इनको और अपने पास रखे, इससे खिदमत ले, जब 2000 रुपया पूरे हो जाएंगे तो फिर इसको छोड़ दे, हवाले कर दे। वो एक बंदे ने कहा ठीक है जी, मैं इसको लेता हूँ और 2000 रुपया मैं दे देता हूँ। तो इन्होंने कहा हजरत, वो जब 2000 रुपया इसको ले रहा है 2000 रुपए पर और हमें तकसीम करके दे रहा है, सहाबा इकराम ने अर्ज किया तो उसको क्या मिलेगा? तो मैं उसको सवाब मिलेगा। तो कहा चलो छोड़ो, फिर सवाब हम ही हासिल करते हैं, हमने ही माफ कर दिया इसको 2000 दिरहम। तो बात मामलात के लिहाज से हो रही है कि इस तरीके से विरासत जिस जिस के लिए शरीयत ने मुकरर की हो, लिल्रिजाल नसीबुम मिम्मा तरकल वालिदान वल अक्रबून वलिन्निसाए नसीबुम मिम्मा तरकल वालिदान वल अक्रबून। वालिदैन से भी औलाद को हिस्सा मिलता है, रिश्तेदारों से भी औलाद को हिस्सा मिलता है, और जो जो जिसको हिस्सा मिलता है शरीयत ने, मिम्मा कल्ला मिन्हु वो कसर, वो कर्जे के ऊपर बात थी कि अगर मैयत के ऊपर कर्जा है तो वो कर्जा वारिसों के ऊपर तकसीम करके उनके हवाले किया जाएगा कि ये उनको अदा करेंगे। जैसे कि किसी शख्स ने किसी का कर्जा देना हो और वो न दे सकता हो तो उसको काजी मजदूरी के तौर पर उनके हवाले करेगा कि ये तुम्हारी मजदूरी करके तुम्हारा कर्जा पूरा करेंगे। नसीबन मफरूजा, ये अल्लाह रब्बुल इज्जत की तरफ से अटल फैसला है। कोई शख्स वारिस ये कहे कि मैं ये लेता ही नहीं हूं, कर्जा मैं लेता ही नहीं हूं, विरासत में लेते नहीं, उसी को देने दो, वही हासिल कर ले, तो उलमा ने लिखा है कि यूं ये शख्स कहता भी रखे कि मैं विरासत के पैसे का मालिक नहीं बनता हूं तो इसके कहने से भी कुछ नहीं होगा, हर हाल में ये वारिस होगा, हर हाल में, ये इसकी रजा इसमें नहीं, नसीबा मफरूजा, अल्लाह की तरफ से ये अटल फैसला है। और रही ये बात कि विरासत के तकसीम होने से पहले पहले उलमा ने लिखा है कि एक सुई बराबर भी चीज अगर कोई वारिस खुफिया तौर पर दूसरे वारिसों के इत्तला के बगैर हासिल कर लेता है तो इतनी चीज उसने हदीस की रोशनी में जहन्नम की हासिल कर ली है, भले वो एक लायो वो भी, हत्ता के मुस्तामल जूते, मुस्तामल कपड़े और इतने कदरों कीमत वाली वो चीज बजाहिर महसूस नहीं भी होती, तब भी कोई वारिस उसको दीगर वारिसों की इजाजत के बगैर या जब तक तकसीम नहीं होता और उसके हिस्से में नहीं आता उस वक्त तक हासिल नहीं कर सकता। اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واذا حضر القسمة اولو القربى واليتامى والمساكين فارزقوهم منه وقولوا لهم قولا معروفا सदक अल्लाह अज़ीम। और जिस वक़्त विरासत तकसीम हो रही हो तो मौजूद हों करीब रिश्तेदार और यतीम या दीगर और मसाकीन, तो इनको भी उसमें से दे दो और इनको बात कहो अच्छे तरीके से बात कहना। बात हो रही थी कि अल्लाह ताला ने रिश्तेदारों का हक विरासत में रखा है, खा वो रिश्तेदार मर्द हों या औरतें हों, सबका हक है, वो अल्लाह ताला के फैसला है। किसी का हक ना ऐसा है, किसी का आधा है, किसी का कुल माल हो जाता है तो किसी का थोड़ा, किसी का ज़्यादा, वो अल्लाह की अपनी मर्जी है। अल्लाह से कौन पूछने वाला है कि किसका हक क्यों ज्यादा है, किसका हक क्यों थोड़ा है, लेकिन है सबका। उसके साथ ये फरमाया कि रिश्तेदार ज़विल फ़ुरूज, ज़विल अरहाम और असबा, ये रिश्तेदार तीन तरह के होते हैं। एक असबा होते हैं, असबा ये आसाब को कहते हैं, इससे इंसान मजबूत होता है। असबा उन रिश्तेदारों को कहते हैं जो इंसान के मजबूती का सबब बनते हैं, चाचे चाचों की औलाद वगैरह। और ज़विल फ़ुरूज़, जिनका शरीयत ने तय किया कि इसको आठवां हिस्सा, इसको दसवां हिस्सा, इसको आधा, इसको सुलुस, इसके दो सुलुस। एक होते हैं ज़विल अरहाम, रिश्तेदार। वो रिश्तेदार के जब इन करीब में से कोई नहीं होता तो फिर उसमें भी उस तरतीब के मुताबिक वो रिश्तेदार वारिस होते। मसलन भतीजे, ये अब रिश्तेदार हैं। भांजे, ये रिश्तेदार हैं। मरने वाले के नवासे, पोते, ये रिश्तेदार हैं। लेकिन जब मरने वाले की लड़कियां, लड़के, बीवी हैं तो इन रिश्तेदारों को नहीं मिलेगा जब करीब वाले मौजूद हैं। तो रिश्तेदारों में विरासत तकसीम होगी। फिर उन रिश्तेदारों में भी शरीयत ने अल अक्रब, सुम्मल अक्रब, सुम्मल अबाद, सुम्मल अबाद का ख्याल रखा है। सबसे करीबी रिश्तेदार अगर ये नहीं है फिर उसके साथ वाले, फिर नहीं तो वो उसके साथ वाले। किसी के बिल्कुल वारिस कोई नहीं है ऐसा भी है तो उसका हिस्सा जो है वो बैतुल माल हुकूमत इस्लामिया का जो बैतुल माल है उसमें जमा कर दिया जाएगा। यहाँ तो जिनके हैं जिनके नहीं है सबका ही बैतुल माल। वैदा हजर अल किस्मत उलुल कुर्बा, यूं तकसीम की जाएगी विरासत। जब विरासत तकसीम की जा रही हो उस वक्त वो रिश्तेदार जिनको इस तकसीम में हिस्सा नहीं मिलेगा वो भी खड़े हैं। उन्हें क्या पता हमें आज मिलना है या नहीं मिलना। वो तो कहते हैं ये हमारा नाना फौत हुआ है। तो या विरासत के तकसीम के वक्त कोई और मामले के यतीम वगैरह बच्चे आगे खड़े हो गए हैं कि यहाँ आज खैरात तकसीम हो रही है, क्या हो रहा है, या कोई और गरीब मिस्कीन फकीर तकसीम विरासत के वक्त आकर खड़ा हो जाता है जिनको विरासत में हिस्सा नहीं मिलेगा। भले वो रिश्तेदार भी बाद ऐसे हो सकते हैं गरीब और भी गड़गड़े गुरबा भी और यतीम। तो फरमाया कि जब विरासत तकसीम हो जाए जिनको विरासत मिले फरजुकूहुम मिन्हु, ये जो आपके करीब गरीब मिस्कीन यतीम या दूर के रिश्तेदार आपके करीब आके खड़े हैं जिनको हिस्सा नहीं मिला अपनी विरासत में से इनको दे दो। ये फर्ज वाजिब नहीं है, सदका है। देखो माले गनीमत जो है ये बिल्कुल एक इनाम ही है ना, माले विरासत ये तो खुद को खुद ही मिल जाता है। बाज दफा बाज वरासा को पता भी नहीं होता कि फलाना कोई हमारा रिश्तेदार किसी उस शहर में रहता है या नहीं रहता है, उन्हें पता भी नहीं वो फौत हो गया किस तरीके से विरासत इनके पास पहुंच गई। वजह रुको में सुलाया से ये गैबी मदद के शक्ल में अल्लाह ने रिजक दे दिया है। तो लिहाजा जब वरासा को विरासत में से हिस्से मिल गए वहाँ करीब कोई गरीब मिस्कीन या नहीं भी खड़े हुए आपके मोहल्ले में है तो इसमें से सदका निकाल दो, उनको कुछ दो। फरज़ुकूहुम मिन्हु, उसमें से कुछ दो। अच्छा बाज रिश्तेदार हो सकता है शोर डाल दें, ये क्या बात हुई है, ये हमारा फलाना रिश्तेदार बनता है हमें विरासत क्यों नहीं मिली है, ऐसा भी होता है। जबकि शरीयत की रूह से वो महरूम है कि करीब रिश्तेदार मौजूद है, जब करीब मौजूद हो तो बईद महरूम होता है। तो उन्होंने शोर डाल दिया है कि हमारा रिश्तेदार ये फौत हुआ हमें कुछ भी नहीं दिया गया है फला है फला है। तो इसमें फरमाया वकूलू लहुम कौलन मारूफा, उनको प्यार के साथ समझदारी से हिकमत से उनको समझा दो। वो इस वक्त परेशानी में है कि उन्हें कुछ नहीं मिला, वो चंद गुस्से के जुमले भी कह दें तो कोई बात नहीं, आप गुस्सा ना करो, प्यार से हिकमत से उनको समझा दो और कुछ दे दो। तो भाई तुम्हारा हिस्सा अल्लाह ने शरीयत में नहीं बयान किया है इसलिए नहीं कहा, करीब वाला वारिस मौजूद था, आप नाराज ना हो, अल्लाह देगा आपको, चलो हम भी आपको इसमें से दे देते हैं ताकि उनका वो कुछ अदिये की शक्ल का उन्हें कुछ सहारा भी मिल जाए और साथ आपकी नरम बात करने से उनका हौसला भी ठीक हो जाए। कोई भी शख्स कितने भी गुस्से में हो और आप उसको समझाना चाहते हैं, मैं इससे हद की बात कर रहा हूँ, कोई भी शख्स कितने गुस्से में भी हो और एक शख्स उस गुस्से वाले शख्स को समझाना चाहता है, इसके लिए शर्त यह है कि हर हाल में ये गुस्सा ना करें, ये प्यार से बात करता रहे, प्यार से बात करता रहे। आप यकीन करें कि वही शख्स आपका मोतकिद हो जाएगा कि यार ये तो मैं इतना गुस्सा कर रहा था और ये मुझे प्यार से समझा रहा था। थोड़ी देर तो गुस्सा करेगा, आप गुस्सा बिल्कुल ना, वैसे उसको समझाते रहें, इंशाल्लाह ठीक हो जाएगा निजाम। नजरिया मेहनत से बदलते हैं ना, कुफ्र शिर्क की दलदल थी तो एक शख्स ने मेहनत की, सारे आलम पे नूर आ गया। नजरिया मेहनत से बदलते हैं और मेहनत में तड़प होती है, तवज्जो होती है, इखलास होता है, कुछ जुमले होते हैं, कोई इल्म होता है, कोई तजर्बा होता है, फिर नजरिया बदलते हैं। यूं थोड़ा होता है जाते जाते नमाज पढ़ा करो, अकीदा सही करो, यूं वो सुन के आगे नहीं, इसमें अल्लाह से मांगना है, फिर मेहनत करनी है सही इखलास के साथ, तो नजरियात बदल जाते हैं। नजरिया किसी का बदलना बड़ा मुश्किल काम होता है। तो ये दुनिया के बाजार से कोई गुस्से में आए तो उसके साथ पहचान के इंशाल्लाह होगी। और सदका, जब भी कोई माल आ जाए, जब भी कोई माल आ जाए, मैं कई दफा बयान कर चुका हूं, तनख्वाह की शक्ल में, हजिए की शक्ल में, कारोबार की शक्ल में, जब ऐसे आते हैं उसमें से सदका होना चाहिए। हत्ता के बाज़ उलमा तो ये लिखते हैं कि अल हदाया मुश्तरकतुन, जो हदिया आता है ना ये मुश्तरक होता है, लिहाजा इसमें से भी सदका निकलना चाहिए, फायदा होता है और आ जाएगा। वल्लाहु आलम बिस्सवाब। बस तो बुजुर्गों के ऐसे वाकयात लिखे हैं कि शाम को हर रोज जो कुछ उनके पास होता था सब दे देते थे और दूसरे दिन फिर शुरू हो जाता था आना। तो अल्लाह का निजाम है ये। चुनांचे कुरान मजीद की एक आयत है, वातु नहीं कुलू मिन समरही इदा अस्मरा वातु हक्कहू यौम हसादी, कुलू मिन समरही इदा अस्मरा। आपका बाग तैयार हो गया, आप उसमें से खा सकते हैं, ज़कात निकालने से पहले ही खा सकते हैं, उशर निकालने से पहले खा सकते हैं, इतनी सख्ती नहीं है। ये आसानी का मतलब ये होता है, जानती है आसानी देखें कि उशर नहीं निकाला, सदका ज़कात नहीं निकाला, उसमें से कुछ नहीं हुआ, आपका फल पक गए तो क्रूम इंसम रही रास का। लेकिन वह आतू हक कहू यो महसाद, जब उसको तोड़ने लगते हो, काटने लगते हो, उसमें मुशर निकलता रहेगा। कोई मिस्कीन आपके दरवाजे पे आ गया, उस कटने के दिन ही उसको कुछ सदका दे दो, इसमें भी फायदा है। पुराने जमाने में लोग फसलें काटते थे, गंदम वगैरह, तो गरीब लोग वहाँ जमीनों में पहुंच जाते थे तो उनको भी एक गड्ढी दे देते, ये ले जाओ, ये अच्छी चीज थी, बरकत थी। आजकल ये सब निजाम खत्म हुआ, इसलिए तो हर तरफ से ही बिरंकी बिरंकी है। यानी आप देखो ना कि इंसान का इस दुनिया में कुछ भी नहीं है। आलम कुरान मजीद ने यह बयान किया है कि आखिरत में इसका कुछ भी नहीं होगा, भागेगा अपने रिश्तेदारों से भी, मालूम पता भी कुछ नहीं होगा। और हमने तो पाकिस्तान में ये देख लिया कि सब कुछ होकर भी कुछ भी नहीं है, कि इन लोगों के लाखों और अरबों के कारोबार थे ये साथ वालों के, और बेचारे अजीब अंदाज में इनको बता दिया गया है और परेशान करके घरों से निकाल दिया गया, कुछ भी उन्हें पता नहीं चला, जबकि सब कुछ उनका होकर भी उनका कुछ नहीं रहा, ये आलम हशर हो रहा है यहाँ पर। तो विरासत की हो रही कि जिनको नहीं हिस्सा मिला उनको भी कुछ दे दो, वकूलू लहुम कौलन मारूफा, और उनको अच्छी बात कहो। कुछ हिस्सा माल में से निकालना ये अल्लाह का माल है, और कुछ देना इससे अल्लाह और राजी होते हैं, इसमें बड़े। बात दूसरी ये कि मैयत के तरके में से सबसे पहला काम जो उसका है उसके माल में से, वो उसका दफन दफन वगैरह ये खर्चे जरूरी अखराजात होते हैं। कहीं तो कब्र मुफ्त खुदाई होती है और कहीं पर पैसे उसके लगते हैं, उसी तरह पड़ियों का निज़ाम है, कफन की बात है, कुछ और बात है। मैं अपने गांव नानहाल वाले गांव में जाता था तो एक बंदा कहता था मेरा जनाजा आपने पढ़ाना है, तो मैं कहा मैं तो छोटा सा मौलवी हूँ, बड़े बड़े मौलवी बहुत हैं, वो जनाजा पढ़ाएं। तो कहते हैं हमारे मोहल्ले में जितने मौलवी हैं सब पैसा लेकर जनाजा पढ़ाते हैं, तो आप मुफ्त पढ़ाते हैं, इसलिए मेरा जनाजा आप पढ़ाना, मेरे पास पैसे में ऐसा कुछ भी नहीं है। तो बात ये कि वो अब क्या करें, आप इस मैयत के करके में से तो हदीस ने तो ये बयान किया कि कफन होगा, कब्र खुदाई होगी, तो पड़ियों का खर्चा होगा। तो जिस तरह अब इमाम साहब भी जनाजा पढ़ाते होता था नाराज होकर खड़े हो जाए कि ये दो और फलान, तो वो अफसोस की बात है, क्या जनाजा होगा। तो बात ये कि सबसे पहले मैयत के तरके में से ये निकाला, फिर उसके बाद अगर उसने महर अदा नहीं किया तो उसका महर अदा किया जाएगा, पूछ लिया जाएगा। फिर उसके बाद अगर इसने किसी का कर्जा देना है तो वो सारा माल दिया जाता है, इसका कर्ज की अदायगी में खर्च जाता है तो सब माल दे दिया जाएगा, क्योंकि कर्जा असल है, आखरत में इससे पूछ होगी, और बाकी वरासा को मिलना तो एक मुस्ताहब बात है, अगर है बच जाता है तो मिलेगा, नहीं बचता है तो नहीं है। तो कफन दफन मार, फिर उसके बाद इसमें अगर किसी का लेन देन को कर्जा देना है तो वो दिया जाएगा। हत्ता के बाद रिवायात में बड़ी सख्ती है, जनाब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का फरमान था कि जिसने कर्जा देना हो मैं जनाजा नहीं पढ़ाऊंगा। फिर जब एक हालात अच्छे हो गए तो फिर आपने फरमाया कि जिस शख्स ने कर्जा देना हो और वो कर्जा न दे सकता हो और वो फौत हो गया तो मुझे बताओ, मैं बैतुल माल में से उसका कर्जा अदा कर दूंगा, फिर उसका जनाजा पढ़ा देंगे। जब फुतूहात के बाद माल गनीमत जमा हुई और बैतुल माल में कुछ रुकूम होती थी तो आपने ये फरमाया कि कर्जा इतना अहम मामला है, इसमें गोया के सुस्ती नहीं होनी चाहिए। अव्वल तो कर्जा लेने की आदत ही नहीं होनी चाहिए, अपने मसाइल और वसाइल को दोनों ताजुक की तरफ ना तोल कर चला करो, वसाइल और मसाइल, जितनी आमदन जितना खर्चा उसके मुताबिक हो, खामखा अपने ऊपर कर्ज का बोझ नहीं होना चाहिए। इल्ला ये कि कहीं कोई सख्त अहम मजबूरी पेश हो गई तो कर्जा लेना भी सुन्नत है, लेकिन उसमें नियत ये हो कि इसको हर हाल में अदा किया जाएगा, और थोड़ा हो कुतला या मूत की शक्ल में हो क्या फायदा। एक बंदा के लिए इतना चीखे लगा के रोता था, जहरी तौर पर बड़ा मुअज्जज था, तो मैंने कहा क्यों रोते हो, क्या वजह है। वो नौजवान जब नमाज में कोई रो रहा होना, फिर मैंने आपको पहले भी बताया कि मुझे उसके रोने में कुछ होता है, फिर उसको कोई मखसूस वो बीत थी तो वो मिल नहीं रही, तो महबूबा बनाई थी, कोई चक्कर होता है उसका, तो बूढ़ा रो रहा हो तो गुनाह को याद करके रो रहा होगा। वो नौजवान उनके आंसू भी गए कि जिन जिन नौजवानों के आंसू खसके थे लाहिया की वजह से रोते थे, वो नौजवान कहाँ है। वो फिर खुद ही रोता हुआ आ गया तो कहता है कि मौलवी साहब, इस गरीब वाले बैंक से फलाने जमाने में मैंने कर्ज लिया था और उस वक्त दुआ करता था कर्ज मिल जाए, और वो मिल गया था, मैंने सरिये की मिल लगाई और वो सारा का सारा करोड़ रुपया मेरा सब खत्म हो गया, अब मैंने देना है, मैं रोता हूं, मैं कैसे उसको अदा करूं। तो मैंने कहा आपको किसने कहा था, उस वक्त किसी मौलवी से मशवरा करते ना, सहाबा किराम तो लकड़ियां कुल्हाड़ी से लकड़ियां जंगल से लाकर वो बेचकर गुजारा करते थे, आप इतने बड़े सेठ बनने की फिक्र क्यों करते थे। अपने वसाइल और अपने मसाइल दोनों तराजू में तोल कर चलना चाहिए, कर्जे की आदत नहीं होनी चाहिए। इंशाल्लाह कभी कोई मजबूरी हो थोड़ा बहुत कर्जा लिया जाए जिसके अदा की आसानी हो। ये तीसरी बात है कि उसका कर्जा अदा किया जाएगा मैयत के तरके में से। चौथी बात यह है कि अगर उसके नमाज रोजे और इन चीजों का फिदिया उसका रहता है और उसका नहीं, रोजे का हदीस में सराहतन है फिदिया, और नमाज का हदीस ने जो रोजे का बयान किया है तो फुकहा ने नमाज को भी कि अगर उसकी नमाजें रहती हैं तो रोजे का सराहतन है कि नहीं, अगर रखे तो फिदिया दे, नमाज के भी फिदिया अदा करना ये उसके माल में से। अगर पता है इनको कि उसकी कुछ चंद नमाजें आखिरी मरज के दिनों में रह गई हैं तो वो फिदिया वही है जो सदकतुल फितर के बराबर होता है। अब ये सारा निजाम खत्म हो गया। अगर मैयत ने वसीयत की है कि मेरे सुलू से माल अल्लाह के रास्ते में खर्च कर दिया जाए या फलां गरीब को दिया जाए या फलां कोई काम कर दिया जाए, तो ये वसीयत फर्ज है, वाजिब है वरासा पर कि उसको नाफिज करें उसके मुताबिक। इसमें धोखा और दोनों एतबार से नहीं होना चाहिए, यानी इस लिहाज से भी नहीं होना चाहिए कि वारिस ने मैयत ने वसीयत की थी और इन्होंने आपस में मिलजुल कर कहा कि इस वसीयत का नाम न लेना, जब मशवरा होगा तो चलने दो, ये भी गलत है। दूसरे बारे में कुरान ने बयान किया इसको। और अगर वसीयत की नहीं है, एक ज्यादा मुखलिस कोई वारिस था, वो कहता है जी मेरे सामने इसने वसीयत की थी, सुलह से माल अलग रास्ते में दिया जाए, दोनों एतबार से धोखा नहीं होना चाहिए। वसीयत की है तो बताया जाए, नहीं किया तो ना। तो जहां सुलह से माल में से सुलह से माल कोई लोग जो वसीयत कर जाए तो उसमें उलमा ने बेहतर बात ये लिखी है कि अगर उसने मुअय्यन नहीं किया है कि फलां जगह दिया जाए, मतलब उसने कहा कहीं सदका दिया जाए, तो ऐसा सदका जो सुलह से माल वाला सदका है ऐसी जगह में खर्च करना चाहिए कि जिसका सदका जारिया हो, कोई पानी कोई कुआं या कोई ऐसी जगह बना दी जाए जहाँ कोई हिफ्ज की क्लास हो, या ऐसी जगह के उसका किराया यूं किसी नए काम में लगा दिया जाए ताकि वो सिलसिला ذرا طویل شکل میں چلتا رہے تو زیادہ بہتر ہے, اور اگر اس نے ثلث مال کی وصیت کی ہی نہیں ہے, اب سارے ورثہ اگر خوشی کے ساتھ ثلث مال اس کے ثواب کے لیے کسی جگہ میں لگانا چاہتے ہیں, سب ورثہ راضی ہیں, تو بھی کوئی حرج کی بات نہیں ہے, اچھی بات ہے, اور ورثہ کو اولاد کو ایسا کرنا چاہیے. اور اگر اولاد اور وارث سارا کا سارا مال مشورے کے ساتھ کسی اللہ کے راستے میں دے دینا چاہتے ہیں, سارے وارث راضی ہیں, لیکن اس میں شرط یہ ہے کہ ورثہ میں سے کوئی بھی نابالغ نہیں ہونا چاہیے, کہ اس کی رضا کا اعتبار نہیں ہے جب تک وہ بالغ نہ ہو. سارے وارث بالغ ہیں اور اپنی خوشی کے ساتھ میت کا کل مال اللہ کے راستے میں دینا چاہتے ہیں تو کوئی حرج کی بات نہیں ہے, جبکہ ورثہ میں کوئی نابالغ نہ ہو. ایسی اگر اس نے وصیت کی کہ میں حج نہیں کر سکا تھا, میری طرف سے حج کرنا چاہیے, یہ نافذ العمل ہے وراثت تقسیم سے پہلے. اور اگر اس نے وصیت نہیں کی ہے حج کی, لیکن ورثہ سب راضی ہیں کہ ہم اپنے والد صاحب یا فلاں کی طرف سے حج کی کوئی ترتیب کرتے ہیں, سب راضی ہیں, جبکہ وہی شرط وہی ہے کہ یہاں بھی نابالغ نہ ہو, تو یہ اچھی بات ہے, ایسا ہونا چاہیے. اللہ سمجھنے سے. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. وَلْيَخْشَ الَّذِينَ لَوْ تَرَكُوا مِنْ خَلْفِهِمْ ذُرِّيَّةً ضِعَافًا خَافُوا عَلَيْهِمْ فَلْيَتَّقُوا اللَّهَ وَلْيَقُولُوا قَوْلًا سَدِيدًا. إِنَّ الَّذِينَ يَأْكُلُونَ أَمْوَالَ الْيَتَامَى ظُلْمًا إِنَّمَا يَأْكُلُونَ فِي بُطُونِهِمْ نَارًا وَسَيَصْلَوْنَ سَعِيرًا. صدق اللہ العظیم. وَلْيَخْشَ الَّذِينَ لَوْ تَرَكُوا, چاہیے کہ وہ لوگ جنہوں نے اپنے پیچھے چھوٹی اولاد کو چھوڑا ہے, چاہیے کہ وہ لوگ ڈریں کہ اگر وہ چھوڑتے اپنے پیچھے چھوٹی اولاد کو, کمزور اولاد کو, تو ڈرتے ان کے بارے میں, ایسے ہی یہ لوگ یتیموں کے بارے میں بھی ڈریں. اور اللہ تعالیٰ سے ڈرتے رہو اور بات کہو, اچھی بات, صحیح اور درست بات. بلا شبہ وہ لوگ جو یتیموں کے مال کو کھاتے ہیں ناجائز طور پر, انما یاکلون فی بطونہم نارا, بلا شبہ یا اپنے پیٹوں میں آگ ڈال رہے ہیں, اور ان قریب ان کو بھی آگ میں ڈالا جائے گا. بات چل رہی تھی کہ تقسیم وراثت کے وقت کوئی غریب یتیم وغیرہ آ جائیں تو جن وارثوں کو کچھ حصہ ملا ہے اس میں سے ان غریبوں یتیموں کا بھی خیال کریں اور ان کو کچھ صدقہ دے دیں. آج کے اس سبق میں یہ فرمایا ہے کہ جو لوگ یتیموں کی پرورش کرنے والے ہیں وہ یہ خیال رکھیں کہ اگر ایسا ہوتا کہ یہ مر جاتے اور ان کی اولاد یتیم پیچھے رہ جاتی تو کیسے ان کو اپنی اولاد کے بارے میں دل میں دکھ ہوتا اور یہ افسوس ہوتا کہ معلوم نہیں مرنے کے بعد ہماری اولاد کا کوئی صحیح خیال کرے گا بھی یا نہیں. جس طریقے سے وہ یتیم آپ کی پرورش میں ہیں ان کا خوب خیال رکھو. قرآن نے بالفرض سے تعبیر کیا کہ یہ یتیم کی جو پرورش کرنے والے ہیں اگر بالفرض یہ مر چکے ہوتے تو مرنے کے وقت اپنی اولاد کے بارے میں کس درجے میں ان کے دل میں شفقت ہوتی کہ ہے اللہ ان کا کوئی خیال کرے, کہیں یہ تباہ نہ ہو جائیں, برباد نہ ہو جائیں, ضائع نہ ہو جائیں, ان کا کوئی صحیح دیکھنے والا ہو, پرسان حال ہو. تو ایسے ہی یہ پرورش کرنے والے یتیم جو ان کے زیر پرورش ہیں ان کا بھی خیال کریں کہ یہ بھی کسی کے بچے ہیں, اور ان کے والدین بھی جب فوت ہو رہے ہوں گے تو اسی طریقے سے ان کے دلوں میں بھی درد ہوگا کہ افسوس ہمارے بچوں کا کیا بنے گا, اس طرح خیال کرو. وَلْيَخْشَ الَّذِينَ لَوْ تَرَكُوا مِنْ خَلْفِهِمْ ذُرِّيَّةً ضِعَافًا, چاہیے کہ وہ لوگ ڈریں اگر یہ اپنے پیچھے اپنی کمزور اولاد چھوڑ جاتے تو مرتے وقت ان کے دل کی کیفیت کیسے ہوتی. ایسے ہی یہ پرورش کرنے والے دوسرے یتیموں کے بارے میں خوب خیال کریں, ایک اس کا یہ مطلب ہے. دوسرا یہ ہے کہ بعض لوگ جب حالت نظر میں ہوتے ہیں تو کوئی مشورہ دینے والے بھی لوگ آ جاتے ہیں اور مشورہ یہ دیتے ہیں کہ آپ اتنا مال فی سبیل اللہ دے دیں, یوں وصیت کر جائیں, یوں فلاں کر جائیں, اولاد پیچھے آپ کے لیے کہاں دے گی, کیا ہوگا, اس طریقے سے اولاد اور وارثوں سے متنفر کرتے ہیں کوئی مشورہ دینے والے لوگ. भले वारिसों में से ही बाल वारिस हों या कोई और रिश्तेदार हो कोई दोस्त हो, वो यूं आकर मशवरा देने लग जाए कि आपका कौन ख्याल करेगा, इसको कहीं दे दो मां हमारे हवाले कर दो फलां कर दो, गोया कि उनके मशवरे से नुकसान ये हो रहा है कि यदि वारिसों का हक ज़ाया हो रहा है। सुलसे माल में से तो वसीयत जायज़ है, लेकिन ये कुछ और तरह के मशवरे दे रहे हैं कि मरने के बाद सुलसे माल अभी आप जिंदा हैं कुछ यूँ कर जाए मां को कभी यूँ कर जाए, तो फरमाया कि वल यख्शा लज़ीना, ये लोग डरें अगर इनकी औलाद पीछे रह चुकी हो और इनको ये मशवरा दिया जाए कि तुम यूँ कर दो और अपनी औलाद के लिए कुछ ना छोड़ के जाओ, तो ये क्या ऐसा करेंगे, लिहाजा इस तरह का मशवरा दूसरों को भी ना दो। वारिस का माहक जाया करना ये कोई सवाब का काम नहीं है, ये गुनाह है और आखरत में पूछ होगी। ये भी नेकी है जो एक शख्स का पैसा पीछे रह जाता है और वो वरासा में तकसीम हो जाता है, अगर वो रिस्क हलाल है तो इस शख्स को सवाब मिलेगा कि वरासा के लिए इसने कुछ छोड़ा है। हजरत साद रजी अल्लाह तआला अन्हु की बीमार कुर्सी करने के लिए हजरत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए, तो वो अर्ज करने लगे कि हजरत वफात तो होनी है, सब ने जाना है, मुमकिन है मैं बीमार हूँ और फौत हो जाऊँ, तो मेरे पास जो माल है ये माल मेरा दिल चाहता है कि दो तिहाई मैं अल्लाह के रास्ते में दे जाऊँ, तो मेरे एक दो बच्चे हैं वो उनके लिए एक तिहाई काफ़ी है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया कि नहीं साहब, कम अज़ कम यानि ज़्यादा से ज़्यादा आप एक तिहाई वसीयत कर सकते हो, और वो भी ज़्यादा है, एक तिहाई से कम वसीयत करो तो बेहतर है, लेकिन ज़्यादा से ज़्यादा आप किसी के लिए वसीयत करना चाहते हैं तो एक तिहाई कर सकते हैं, ये बेहतर है कि आप दुनिया से जाओ तो आपकी औलाद सहबे हैसियत हो, इससे कि आप दुनिया से जाओ और आपकी औलाद भीख मांगने लग जाए, ये अच्छी बात नहीं है। आपके वरासा के पास आपकी औलाद के पास कुछ पैसा हो और आप दुनिया से जाओ, ये अच्छी बात है, तो ज़्यादा वसीयत ना करो। ये दूसरी तफसीर है कि जो लोग हालत नज़र वाले को या मरीज को इस तरह का मशवरा देते हैं जिससे उसके बच्चों का और उसके वारसों का हक ज़ाया करते हैं, ऐसा नहीं करना चाहिए। हत्ता के बाद रिवायात में ये आता है कि बाज़ औलाद या बाज़ वारस ठीक नहीं होते हैं, नाफरमान होते हैं या बेअदब होते हैं, ज़ालिम होते हैं, ख्याल नहीं करते हैं, ऐसे वालिद और ऐसे मैयत के बारे में ये वसीयत है आप सल्लल्लाहु अलैहि वसल्लम की कि ये उनके साथ जाती ना करें, अगर उन्होंने इसका कमा हक व खिदमत नहीं भी की है वगैरह, ये किसी को जैसे अखबार में आप पत्र रहते हैं ना कि फलां बिन फलां ये मेरा लड़का था मैंने इसको आग कर दिया है मेरी विरासत इसको नहीं मिलेगी, ये शर्म पसंद नहीं किया गया, ऐसा ना करो, उसने ज्यादा की है और उसको उसका अजर मिलेगा, लेकिन तुम अपने वारिस को गोया के गैर वारिस दुनिया में बना के जाओ तो ये नहीं सही। ये दूसरी तरफ से तीसरी बात ये है कि बाज लोग खुद ऐसे होते हैं कि कुछ ऐसे हालात या अहवाल से अपनी बीवी से नाराज हैं या किसी बेटे से नाराज हैं, तो वो ऐसा कोई हीला या ऐसी कोई सूरत ऐसी कोई तरतीब की फिक्र में रहते हैं कि मैं मरूं तो मेरी बीवी को विरासत नहीं मिलनी चाहिए या पुराने बच्चों को विरासत नहीं मिलनी चाहिए, वो इस फिक्र में रहते हैं और ऐसा कोई तरीका और हीला करते हैं ताकि उनको विरासत न मिले, तो इस चीज़ को भी शरीयत ने पसंद नहीं किया। फरमाया वल यख्शा लज़ीन लौ तरकू मिन खल्फिहिम ज़ुर्रियतन ज़िआफ़ा ख़ाफ़ू अलैहिम, चाहिए कि डरें वो लोग जो यतीम की परवरिश कर रहे हैं कि अगर ये अपने पीछे कमज़ोर औलाद को छोड़ जाते तो इनके दर्द की कैफियत दिल की कैफियत कैसे होती, ऐसे ही इन यतीम बच्चों के बारे में भी डरें। फल यत्तकुल्लाह, और असल तो अल्लाह ताला से डरना है, तकवे की ज़िंदगी है मुत्तकी बनना, और इंसान मुत्तकी बनता है जब खौफ़े खुदा हासिल हो जाए, अल्लाह से डरने वाला बन जाए, फिर इसको किसी और चीज़ की ज़रूरत नहीं है, खलवत जलवत इसकी सब सही हो जाती है, अंदर बाहर सही हो जाता है, और सिस्टम तभी ठीक होता है दोस्तों कि जब लोगों के सामने भी ये सही है, अपनी खलवत की ज़िंदगी में भी सही है, इसका दिल भी सही है, इसका ज़ाहिर भी सही है। वल यकूलू कौलन सदीदा, और कोई मशवरा देने वाले लोग अगर इस मरने वाले को मशवरा दे रहे हैं, अच्छी बात कहें, दुरुस्त बात कहें, इखलास के साथ कहें, اور صلح والی بات ہو جس میں تعمیر ہو وہ بات ہو, جس میں کسی کا نفع ہو وہ بات ہو, کسی وارث کا حق مارنے والی بات نہ کہیں مشورہ دینے والے بھی. فرمایا ان الذین یاکلون اموال الیتامى ظلما, بلا شبہ وہ لوگ جو یتیموں کے اموال کو ناجائز طریقے سے کھاتے ہیں. ناجائز طریقے کا مطلب یہ ہے کہ یتیم اس کی پرورش میں ہیں اور ان پر اگر یومیہ 100 روپے خرچ ہوتا ہے تو یہ زیادہ خرچ کر کے اپنے لیے کچھ جمع کر رہا ہے, 200 ان کے ذمہ لگا رہا ہے, 300 ان کا یومیہ خرچہ ہو رہا ہے, تو یہ ناجائز طریقے سے یتیموں کے اموال کو کھا رہا ہے, یعنی پرورش کر رہا ہے, ان کو کھانا پینا لباس دے رہا ہے, لیکن جتنا خرچہ ان پر ہوتا ہے اس سے زیادہ کی شکل میں وصول کر رہا ہے ان کے مال میں سے. ایک تو یہ بات, دوسرا اس سے بڑا ظلم یہ ہے کہ یتیموں کو ویسے لوٹ لینا, ویسے ان کے اموال پر قبضہ کر لینا, خصوصاً دیہاتوں میں جتنے پتھر دل ہوتے ہیں اور ظالم قسم کے لوگ ہوتے ہیں کہ اتنی اتنی زمین کو بھی وہ بننے کو توڑ توڑ کے اپنے ساتھ ملانے کی کوشش کرتے ہیں, اور خصوصاً ان کو جب یہ پتہ چل جائے کہ یہاں یتیم ہیں اور یہ بے سہارا ہیں اور یہ مقابلے کے لیے نہیں کچھ کر سکتے تو ان کی زمین کو یوں ہی قبضہ کر لیتے ہیں. حدیث میں جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے, ایک بالش زمین بھی اگر کسی کی ناجائز طور پر قبضے میں کر لی, آخرت میں اسی طرح وہ زمین میں دھستا جائے گا, دھستا جائے گا, یہ اس کا عذاب ہوگا کہ یہ زمین تم نے جمع کی تھی پھر یہ لو زمین میں دھسنے کا عذاب اس کو ہوگا. یہ کیا زمینیں ہیں اور یہ کیا چیز ہیں, بس تھوڑا سا زاویہ نظر بدلنے کی ضرورت ہے دوستو, یہ کسی کام کی کوئی چیز نہیں ہے. دارالامتحان میں جب انسان جاتا ہے نا تو اس میں کوئی پنکھے بھی ہوتے ہیں, کوئی گھیری ہیں, اسے پتا ہے میں عارضی طور پر امتحان دینے کے لیے آیا ہوں, وقتی طور پر ان سے فائدہ حاصل کرنا ہے پھر یہاں سے جانا ہے. کوئی کتنا ہی زمینوں کا مالک ہو جائے, کوٹھیوں کا مالک ہو جائے, جتنا ہی بینک بیلنس ہو جائے, یہ اس کا کسی کام کا نہیں ہے. ہم دارالامتحان میں ہیں, صرف زاویہ نظر بدلنا ہے کہ ہم کچھ دیر کے لیے اس کو استعمال کرنے کے طور پر آئیں, پھر ہم چلے جائیں گے, پھر اور لوگ آ کے اس دنیا کو استعمال کریں. یہ حدیث ہے جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے کہ ایک وقت تھا یہاں کوئی اور لوگ رہتے تھے, ان میں سے بھی تھوڑے تھوڑے ادھر ادھر کہیں دیہاتوں میں ہوں گے نا, یہ سید پور فلاں, وہ یہ بتاتے ہیں ہمارا ادھر گاؤں تھا, ہمارا ادھر کنواں تھا, ہماری ادھر زمین تھی جدھر اسلام آباد میں آپ لوگ آباد ہیں, کچھ دور تھا کہ وہ آباد تھے وہ نہیں ہیں آج ہم آباد ہیں, ایک وقت آئے گا ہم نہیں ہوں گے کوئی اور آباد ہوگا. یہ دنیا سارا دارالامتحان ہے, کسی کے ساتھ بالکل ناجائز طور پر کوئی چیز نہیں حاصل کرنی چاہیے. حدیث میں تو اس حد تک آیا ہے کہ آریتن کسی شخص کی چیز بغیر اجازت کے استعمال کرنے یہ جائز نہیں ہے. آریتن ایک دفتر کا دوسرے دفتر کے ساتھی کی چیز کو بھی اجازت سے استعمال کرے, نہانے کے طور پر اس زمانے میں بالٹیاں اور کپ استعمال ہوتے تھے, کہ یوں تو سسٹم نہیں تھا پیپوں سے پانی آنا, تو اس میں یہ فرمایا کہ کوئی ساتھی دوسرے سے ٹپ لینا چاہتا ہے وہ بھی اجازت سے اس کا استعمال کرے, بغیر اجازت کے استعمال مستعار چیز نہیں جائز. تو بالکل قبضہ کر لینا, مالک بن جانا, پھر پٹواریوں سے ملنا, پھر فرض بدلنا, پھر فلاں کرنا, اس پر کتنے خرچے کرنا, اور یہ زمین اپنے نام پر کرا دینا, مطلب یہ ہے کہ جہنم الاٹ, جہنم کی زمین اپنے لیے الاٹ کر لی ہے, کوئی مشکل ہی نہیں ہوگا اس کو آخرت میں جا کر کے جہنم میں ڈالا جائے یا نہ ڈالا جائے, اس نے دنیا میں خود الاٹ کر لی ہے جہنم اپنے لیے. جیسے نیک لوگ اپنے لیے دنیا میں جنت الاٹ کر لیتے ہیں, اس نے جہنم الاٹ کر لی ہے. تو فرمایا ان الذین یاکلون اموال الیتامى ظلما, یتیم کے ساتھ تو شفقت کرنی ہے, اس کے سر پر تو شفقت کا ہاتھ پھیرنا ہے, اس کے دکھ درد تو پوچھنا ہے, چاہے جائے کہ یتیم کے مال کھانے لگ جائے. اب یہ کیا وہ انسانیت کہاں رہی, اسلام کو دور کی بات ہوئی. اسلام تو ہر موقع پر خیر اور بھلائی کا ہی پیغام دینے والا ہے, یہ تو انسانیت ہی اجازت نہیں دیتی کہ ایک انسان دوسرے کا مال کیوں کھانے لگ جائے. ایک حدیث میں جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے کہ میں جب معراج میں گیا تو جبرائیل علیہ السلام نے مجھے مختلف جگہیں جو دکھائی, عالم مثالی کی بات ہے, تو کچھ لوگ ایسے تھے جن کو یوں عذاب ہو رہا تھا کہ ان کے ہونٹ اونٹوں کی طرح تھے بڑے بڑے, اور ان کے منہ میں گرم پتھر اور کولے ڈالے جا رہے تھے, کولے ڈالے جا رہے تھے. تو میں نے پوچھا کہ یہ کون لوگ ہیں اور کیوں عذاب ان کو ہو رہا ہے, تو جبرائیل علیہ السلام نے بتایا کہ آپ کی امت کے یہ وہ لوگ ہیں جو یتیموں کے اموال کھاتے تھے, تو آپ ان کے منہ میں یہ آگ ڈالی جا رہی ہے, جس کو یہاں فرمایا انما یاکلون فی بطونہم نارا, کہ یتیم کا مال کھانا گویا کہ آگ کھانا ہے. ایک حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم کا فرمان ہے کہ میدان حشر میں جب حساب کے لیے لوگ جمع ہوں گے اور چلتے پھرتے آ رہے ہوں گے حساب کے لیے, تو کچھ لوگ ایسے ہوں گے ان کے منہ سے آگ کے شعلے باہر نکلیں گے, آگ کے شعلے ان کے منہ سے باہر نکلیں گے, اور ان سے لوگ دور بھاگیں گے کیونکہ وہ ابھی تو حساب نہیں ہوا, یہ جا رہے ہیں اور شعلے نکل رہے ہیں منہ سے. تو پوچھا جائے گا تو بتانے والے بتائیں کہ یہ وہ لوگ ہیں, یہ یتیموں کے اموال کھاتے تھے, وہ پیٹ میں آ گئے اور آگ سے شعلے باہر آ رہے ہیں. فرمایا انما یاکلون فی بطونہم نارا. ایک حدیث میں جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے اپنے آپ کو سات ہلاکت والی چیزوں سے بچاؤ, اللہ پاک تم کو آخرت میں میدان حشر میں مصیبت اور پریشانی سے عذاب سے بچائے گا. سات ہلاکت والی چیزوں سے اپنے آپ کو بچاؤ. نمبر ایک, شرک کرنے سے, شرک جلی ہو خفی ہو بڑا ہو چھوٹا ہو ہر طرح کی شرک سے اپنے آپ کو بچاؤ, شرک کے مرکز سے دور رہنا چاہیے. نمبر دو, جادو کرنے سے, جادو کروانے سے اپنے آپ کو بچاؤ. جادو کرنے والا شخص, جو جادو کروا رہا ہے یہ شخص, یہ دونوں اسلام سے خارج ہو جاتے ہیں. یہ جادو جو ہے یہ شیاطین سے استمداد کی شکل میں ہوتا ہے, وجود میں آتا ہے, اور غیر اللہ سے مدد حاصل کر کے کسی مسلمان کو تکلیف پہنچانا یہ شرک ہے, اور دار اسلام سے انسان خارج ہو جاتا ہے. تو ایک ہلاکت والی چیز شرک ہے, دوسری ہلاکت والی چیز جادو کرنا یا کروانا ہے. نمبر تین, ناجائز قتل کرنا, کسی ایک انسان کو ناجائز قتل کر دینا یہ ہلاکت والی چیز ہے. اس شخص نے اپنے آپ کو برباد کر دیا. آپ کو اس دن بھی بتایا کہ اس عورت کو جہنم میں ڈال دیا گیا جس نے بلی باندھی ہوئی تھی اور اس کو پانی اور کھانا نہیں دیا تھا. فرمایا کہ نہ اس کو اس نے عذاب کیا اور نہ اس نے اس کو پانی اور دودھ دیا, یہ بلی وہاں فوت ہو گئی, مر گئی ہے, اس وجہ سے اس خاتون کو جہنم میں ڈالا گیا جیسے اس خاتون کو جنت میں ڈالا گیا جس نے پیاسے کتے کو پانی پلایا تھا. تو جب ایک جانور کو اس طریقے سے مارنے سے جہنم ہو گئی, تو اب کیا ہو رہا ہے دوستو, انسانیت نام کی چیز نہیں, درندے بھی ظلم کر کے ایک ہاتھ کو چیر پھاڑ کے پھر آرام سے بیٹھ جاتے ہیں. ہم کیا کہیں, کن کو کہیں, یہ اپنا درد اور دکھ کس کے سامنے روئیں کہ انسانیت کو اس طریقے سے مارا جا رہا ہے کہ لوگ اتنی بے دردی کے ساتھ اپنی اپنی بے دانا فصل کو بھی یوں نہیں جلاتے کہ کسی کام میں آ جائے گی یہ فصل, اگرچہ اس کے اوپر دانا تو نہیں آیا. اتنی بے دردی سے اپنے کھیتوں کو, اپنے درختوں کو نہیں جلاتے جس طریقے سے مسلمان آج مسلمان کے گھروں کو تباہ و برباد کر رہا ہے. ایک شخص کے قتل کر دیا تو اس نے ہلاکت والی چیز اپنے لیے لے لی ہے. تو یہ چوتھی, تیسری چیز ہو گئی شرک, جادو, قتل اور سود کا لین دین, یہ بھی ہلاکت والی چیز. کسی آدمی یا عورت کے اوپر تہمت لگا دینا بغیر تحقیق کے کہ جو اس طرح کا یہ بندہ غلط بندہ ہے, شریعت اس کی اجازت نہیں دیتی. یہی وجہ ہے کہ عزت کے معاملے میں شریعت نے بہت نازک پہلو اختیار کیا ہے کہ چار گواہ لاؤ, ورنہ بات کرنے کی اجازت نہیں ہے. کسی کی عزت کے بارے میں گفتگو کرنا یہ اللہ کے گھر کو گرا دینا ہے, بیت اللہ کو گرا دینا ہے. حدیث میں آتا ہے کسی شخص کی عزت کے بارے میں بات نہ کرو. ہم اپنی محفلوں کو گرم کرتے ہیں, کسی کے عیب یوں بیان کرتے ہیں, کسی کے عیب یوں بیان کرتے ہیں, اور ہمیں اس کی تحقیق نہیں ہوتی. اور یتیم کا مال, چھٹی چیز, یتیم کا مال کھانے سے ہلاکت والی چیز کو آپ نے لے لیا. اور آخری چیز ساتویں ہے, جہاد سے انکار کرنا. اب جو جہاد کا نام لے گا نا, اس کو بھی نمبر نمبر سے پکڑیں گے. بات یہ ہے, یہ جو کچھ بھی کر لیں, اللہ پاک اس وقت مسلمانوں سے ناراض ہیں. مسلمانوں کے عقائد دیکھ لو, ان کے اعمال دیکھ لو, ان کی معاشرت دیکھ لو, ان کا کوئی طریقہ بھی دیکھ لو, مسلمان کے اخلاق برباد, عبادت برباد, تصور اور سوچ برباد, مسلمان کا سب کچھ برباد. اسلام کا سب سے بڑا دشمن اس وقت, اسلام کا سب سے بڑا دشمن مسلمان دوستو خود ہے. کافر کیا دشمن ہے ہمارا, کافر کیا کر سکتا ہے؟ یہ سات ہلاکت والی چیزیں ہیں, ان سے اپنے آپ کو بچاؤ. یتیم کے مال کھانے سے انما یاکلون فی بطونہم نارا. میں ادھر گیا, پھر کسی وقت بتاؤں گا قصہ. سو آپ کے علاقے میں ابھی اس پرسوں اتوار والے دن تو میں نے یہ دیکھا ہے کہ تقسیم والے کم سمیٹنے والے زیادہ ہیں. ہر کسی نے اپنے ریلیف اکاؤنٹ بنایا, یہ فلانا وزیر اعظم کا اکاؤنٹ, اس میں جمع کراؤ, اس میں جمع کراؤ. میں نے کہا وہ مجھے جگہ دکھاؤ جہاں یہ تقسیم کر رہے ہیں, وہ منظر تو دکھاؤ. تقسیم والا منظر نہیں, سمیٹنے والا منظر ہے. اللہ سمجھ لے. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. یوصیکم اللہ فی اولادکم للذکر مثل حظ الانثیین فإن کن نساء فوق اثنتین فلهن ثلثا ما ترک وإن کانت واحدة فلها النصف ولأبویه لکل واحد منهما السدس مما ترک ان کان له ولد فإن لم یکن له ولد وورثه ابواه فلأمه الثلث فَإِنْ كَانَ لَهُ إِخْوَةٌ فَلِأُمِّهِ السُّدُسُ مِنْ بَعْدِ وَصِيَّةٍ يُوصِي بِهَا أَوْ دَيْنٍ آبَاؤُكُمْ وَأَبْنَاؤُكُمْ لَا تَدْرُونَ أَيُّهُمْ أَقْرَبُ لَكُمْ نَفْعًا فَرِيضَةً مِنَ اللَّهِ إِنَّ اللَّهَ كَانَ عَلِيمًا حَكِيمًا. صدق اللہ العظیم. اللہ پاک تم کو تمہاری اولاد کے بارے میں وصیت فرماتے ہیں کہ لڑکے کے لیے, ایک لڑکے کے لیے اتنا حصہ ہوگا جتنا کہ دو لڑکیوں کو ملے گا. فَإِن كُنَّ نِسَاءً فَوْقَ اثْنَتَيْنِ فَلَهُنَّ ثُلُثَا مَا تَرَكَ. اگر تم ساری کی ساری دو یا اس سے زیادہ لڑکیاں ہی ہو تو پھر سب لڑکیوں کے لیے جو میت نے چھوڑا ہے دو تہائی ملے گا. اور اگر وہ انکان واحدتن, اگر میت نے ایک ہی لڑکی چھوڑی ہے, فلہن نصف, کل مال کا نصف ملے گا. ولی ابویہ لکل واحد منہما سدس, والدین میت کے والدین میں سے ہر ایک کے لیے چھٹا چھٹا حصہ ہوگا. مما ترک انکان لہو ولد, اگر میت کے کوئی اولاد ہے, لڑکا ہے یا لڑکی ہے, ایک ہے زیادہ ہے, اگر اولاد ہے میت کی تو والدین میں سے ہر ایک کو چھٹا چھٹا حصہ ملے گا. فَإِن لَمْ يَكُنْ لَهُ وَلَدٌ وَوَرِثَهُ أَبَوَاهُ فَلِأُمِّهِ الثُّلُثُ. اور اگر میت کی کوئی اولاد نہیں ہے, نہ مذکر نہ مؤنث, تو اس کے والدین اس کے مال کے وارث بنیں گے. میت کی امی کو ثلث ملے گا, ایک تہائی, باقی سارا میت کے والد کو مل جائے گا. فَإِن كَانَ لَهُ إِخْوَةٌ فَلِأُمِّهِ السُّدُسُ. اگر میت کے کوئی بھائی ہیں حقیقی اخیافی یا اللاتی میں سے میت کے بھائی ہیں تو پھر میت کی ماں کو چھٹا حصہ ملے گا. یہ سب وراثت کی باتیں نافذ تب ہوں گی کہ پہلے اس کے قرضے کو ادا کریں گے, پھر اس کی وصیت اگر اس نے کی تو وہ نافذ کریں گے, پھر اس کے بعد اس کے ورثہ میں سے جو موجود ہیں ان کو وراثت تقسیم ہوگی, جس جس ترتیب پر قرآن نے بیان کیا. من بعد وصیت یوصی بہا او دین, وصیت نافذ کی جائے گی اور قرضہ ادا کیا جائے گا, پھر اس کے بعد وراثت کے احکام نافذ ہوں گے. فرمایا آباؤکم و ابناؤکم لا تدرون ایہم اقرب لکم نفعا. یہ ایک سوال کا جواب دیا ہے شریعت. تمہارے آبا یا تمہارے اولاد, تم میں سے کوئی بھی یہ نہیں سمجھ سکتا کہ تمہارے زیادہ خیر خواہ کون ہیں. بس اللہ نے یہ جس کے لیے جو حکم مقرر کر دیا ہے, جتنا حصہ وہ ملے گا. فریضۃ من اللہ, اللہ کی طرف سے اٹل شدہ یہ بات ہے. بلا شبہ اللہ تعالیٰ جاننے والے بھی ہیں اور حکمت والے بھی ہیں کہ کس کو کتنا ملنے میں حکمت ہے, یہ اللہ کو معلوم ہے. اجمالاً دو تین آیات سے پہلے ایک عید گزری ہے جس میں وراثت کی اجمالی صورت کو قرآن مجید نے بیان کیا تھا, لِلرِجَالِ نَصِيبٌ مِمَّا تَرَكَ الْوَالِدَانِ وَالْأَقْرَبُونَ, کہ مردوں کو بھی حصہ ملے گا عورتوں کو بھی حصہ ملے گا. آج کے اس سبق میں قرآن مجید نے حصوں کو صراحتاً صاف الفاظ میں ہر کسی کا اٹل کر کے بیان کیا ہے, الگ الگ کر کے بیان کیا ہے. اس سے آپ یہ اندازہ لگائیں کہ شریعت کی نظر میں حقوق کے مالیت کی کتنی قدر ہے. نماز کی چار رکعتیں, دو رکعتیں, اس کے بعد یہ فلاں یہ, حالانکہ نماز کے بغیر ایمان مکمل نہیں ہے. اگر کوئی شخص جان بوجھ کر نماز چھوڑتا ہے ایمان مکمل ہے. اس کو قرآن مجید نے اتنا صراحت بیان نہیں کیا, وہ رسول پاک صلی اللہ علیہ وسلم کے فرمان سے بات پتہ چلی ہے کہ کس نماز کی کتنی رکعتیں ہیں کیسے, اور بھی بہت ساری شریعت کی باتیں. لیکن جہاں حقوق مالیہ کی بات ہے اس کو قرآن مجید نے بہت صاف الفاظ میں بیان کیا ہے کہ اس میں گڑبڑ نہیں ہونی چاہیے, حقوق مالیہ میں اس میں دو خرابیاں ہیں. دنیا کا نظام امن حقوق مالیہ کیا غیر متوازن ہونے کی وجہ سے فساد کی شکل میں بن جاتا ہے, بدل جاتا ہے. دنیا کا نظام امن وہ حقوق کے مالیہ میں غیر انصافی کی وجہ سے وہ امن بد امن ہو جاتا ہے, اور پوری دنیا میں یہی ہو رہا ہے کہ جب بادشاہ بے امن ہو جائے گا, رعایا بے امن ہو جائے گی. کیوں؟ اس لیے کہ حقوق کے مالیہ میں انصاف نہیں رہا. ہر کوئی شخص یہ سوچ رہا ہے کہ جیسے بھی مال آ جائے, جتنا بھی آ جائے, جہاں سے بھی آ جائے, جس درجے کا بھی ہو, سود ہو, حرام کا ہو, چوری کا ہو, فلاں کا ہو, یہ جب حقوق مالیہ میں توازن ہوگا تو دنیا میں نظام امن ہوگا, ہر کوئی دوسرے کا خیال کرنے والا ہوگا. دوسری بات, شریعت اسلامیہ کے علاوہ دنیا نے آج تک جتنے نظام اپنی طرف سے ایجاد کیے ہیں, دنیا کے تمام ایجاد کردہ نظاموں میں کسی نظام میں وراثت کا کام نہیں. بس جو مرا پیچھے, جس نے بھی لوٹا, جیسے بھی لوٹا, حکومت لوٹے, جو بھی لوٹے, جس کا جو بس چلتا ہے لوٹے. شریعت اسلامیہ کے علاوہ دنیا کا کوئی نظام ایسا نہیں ہے, خواہ سرخ انقلاب ہو, خواہ سفید انقلاب ہو, خواہ ہندو مت کا انقلاب ہو یا کسی کا بھی کوئی بھی ہو, وراثت کے احکام جس طرح شریعت اسلامیہ نے بیان کیے ہیں کسی نے بھی بیان نہیں کیے, ہے ہی نہیں. تیسری بات, اور شریعت نے جو وراثت یا حقوق مالیہ میں بات کی ہے اس میں سب سے پہلے جو حصہ مقرر کر کے بتایا ہے وہ صنف ضعیف کا. یہاں بھی آپ عید سنیں, فرمایا اللہ پاک تم کو وصیت فرماتے ہیں اولاد کے بارے میں, لڑکے کو اتنا ملے گا جتنا دو لڑکیوں کا حصہ ہوگا, حصہ دو لڑکیوں کو جتنا ہوگا, پھر وہ جتنا بھی ہو وہ لڑکیوں کو پہلے دیں نا, جتنا بھی ہو پھر وہ لڑکے کو ملے گا. یعنی لڑکا حقوق مالیہ میں لڑکے کے حصے کو تابع کیا ہے لڑکیوں کے حصے کے مقابلے میں. کیوں؟ الگ لڑکیوں کو ملے گا تھوڑا. اس لیے زمانہ جاہلیت میں جہاں اور قانون گویا جنگل کے بھی نہیں, جنگل سے کسی اور مخلوق کے رائج تھے, وہاں یہ بھی کہ عورتوں کو, یتیم بچوں کو وراثت کا حصہ نہیں دیتے تھے. جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے کہ عورتوں کے اور یتیم بچوں کے حصے کے بارے میں اللہ تعالیٰ سے ڈرو. یہ اللہ کے عذاب کو دعوت دیتے ہیں اگر عورتوں کے حق کو کھایا گیا یا یتیم بچوں کے حق کو لیا گیا ہے. تو عورتوں کا وراثت میں حصہ رکھا اور دیگر امور میں مہر کے اعتبار سے پہلے بات کی ہے, جبکہ اس سے پہلے کسی نظام نے عورتوں کو حصہ نہیں دیا اور یتیم بچوں کو بھی. فرمایا یوصیکم اللہ فی اولادکم, اس آیت کا شان نزول لکھا ہے کہ حضرت جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول پاک صلی اللہ علیہ وسلم کا کبھی کبھی یہ طبیعت ایسے چاہتی تھی کہ یوں اس طرف چکر لگانے کے لیے چلتے ہیں تو چند ساتھی ساتھ ہو جاتے تھے. ہم مقام اسواق کی طرف نکلے, حضرت ہمارے ساتھ تھے. مدینہ کا حوالی ہے یہ جو جنت البقیع ہے, بہت بڑا قبرستان. اس کا ایک سائڈ میں تو مسجد نبوی ہے تو دوسری سائڈ میں روڈ ہے, اور روڈ کے پار جو علاقہ ہے اس کو کہتے ہیں حوالی. یعنی اس میں حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کی زمین تھی، وہ فلاں ابوبکر کی زمین، دوسرے صحابہ اکرام کی زمین، یہ چھوٹے چھوٹے گھر تھے، ان کی زمینیں تقسیم تھی، کچھ کھیتی باڑی کرتے تھے. تو مقام اسباب کی طرف ہم نکلے تو لوگوں کو بھی پتہ چل جاتا تھا کہ حضرت اس محلے کی طرف آئے، تشریف لا رہے ہیں، کوئی پانی پلا دیتا تھا، کوئی ستو پلا دیتا تھا، کوئی درخواست کرتے کہ حضرت ہمارے یہاں تھوڑی دیر تشریف رکھیں، اور مقصد بھی آپ کا دلدادی ہی ہوتی تھی، شگفتگی، ساتھیوں کی حوصلہ افزائی. اس سے ہمت بڑھتی ہے کہ جب بڑا شخص کسی آدمی کے اپنے ماتحت کے گھر میں جاتا ہے نا، اس سے ہمت بڑھتی ہے، حوصلہ بڑھتا ہے. تو ایک عورت اپنی بچیوں کو لے کر رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو گئی جب ہم مقام اسباب کی طرف گئے. اس نے عرض کیا کہ حضرت میرا شوہر غزوہ احد میں شہید ہو گیا ہے، اور میرا جتنا مال ہے ان بچیوں کے چچا نے قبضہ کر لیا ہے. میں نے یہ بات بھی کہی کہ ان کے ساتھ اپنے بیٹوں کے رشتے کرا دو تاکہ یہ ذمہ بھی ختم ہو جائے، لیکن انہوں نے یہ بات بھی نہیں مانی. آپ نے فرمایا اچھا اس نے یہ صحیح نہیں کیا، لیکن آیات نازل نہیں ہوئی تھی، پھر یہ آیت نازل ہوئی اور اس میں پورا حکم بیان ہوا کہ اگر لڑکے لڑکیاں ہیں تو یوں ہوگا، صرف لڑکیاں ہیں تو اس طرح ہوگا جو ابھی آپ سنیں گے. فرمایا یوصیکم اللہ فی اولادکم، اللہ تعالیٰ تم کو وصیت کرتے ہیں تمہاری اولاد کے بارے میں کہ لڑکے کو اتنا حصہ ملے گا جتنا کہ دو لڑکیوں کو ملے گا. یہ آسان ہے کہ کتنے بھائی ہیں کتنی بہنیں ہیں، جو حصہ دو لڑکیوں کو مل رہا ہے وہ ایک ایک لڑکے کو ملے گا. اس میں میں جتنی بھی تشریح کر دوں پھر بھی آپ کو مولوی صاحب کی خدمت حاصل کرنا ضروری ہوگی، خود نہیں کر سکو گے تو وہ اس وقت جب ایسی ضرورت ہوگی کر دیں گے. ایک مثال دے دیتے ہیں، مثلا کسی شخص کے دو لڑکے ہیں اور دو لڑکیاں ہیں، دو آسان، سب سے آسان طریقہ یہ ہے ان دو لڑکوں کو چار لڑکیاں کر دو، ان دو لڑکوں کو چار لڑکیاں کر دو، یہ دو لڑکیاں تو ویسے ہی ہیں، فرض کرنا ہے نا، سب کو حصہ دے دو، سب کو پورا پورا برابر برابر حصہ دے دو. تو جو ظاہر ہے وہ لڑکے جو دو ہیں وہ چار تو نہیں ہیں، تو ہر لڑکے کو ڈبل ملے گا اس کی بہن کے مقابلے میں، لڑکی کے مقابلے. باقی جب موقع آئے گا، لوگ تو کہتے ہیں نا کہ نماز جنازہ کے لیے اور نکاح کے لیے مولوی کی ضرورت ہے، بہت سارے کاموں کے لیے مولوی کی ضرورت ہے، کوئی سمجھے تو. فَإِن كُنَّ نِسَاءً، اب ایک مسئلہ ختم ہو گیا کہ میت کے لڑکے بھی ہیں لڑکیاں بھی ہیں، اس طریقے سے مال تقسیم ہوگا، کچھ بھی نہیں بچے گا، کیونکہ لڑکا یہ کبھی عصبہ سخت ہے، اولاد میں سے لڑکا سخت عصبہ ہے، کوئی مال نہیں چھوڑے گا، سب کھا جائے گا، زندگی میں بھی کھائے گا، مرنے کے بعد بھی سارا لے گا. کیوں؟ پتنی کیا ہو جائے، لڑکے کو سارا مال کیوں دیا ہے، یہ سوچنے کی بات ہے. اس میں بہت سارے لوگوں نے باتیں لکھی ہیں جو مجھے زیادہ پسند آئی ہے، وہ آپ کو بتاتا ہوں. وہ یہ کہ لڑکا اولاد جو ہے یہ سب سے قیمتی سرمایہ ہے اپنے والدین کے لیے، قیمتی سرمایہ ہے. والد دنیا سے چلا جائے گا، حدیث میں آتا ہے سب سے مبارک صدقہ جاریہ وہ ہے کہ جو اولاد اپنے والدین کے لیے دعا کرے گی. تو اس میں اللہ پاک نے بھی لڑکے کا وہ کیا ہے کہ اس کو مال زیادہ دیا ہے کہ دیکھو دنیا میں جب والد تمہارا زندہ رہا تمہارا خیال کرتا رہا، جب مر گیا پھر بھی تمہارا خیال کر کے گیا ہے، تم ایسا بدقسمت نہ بننا کہ اپنے والد کو بھول نہ جانا، کہیں اس کو اپنی دعاؤں میں یاد رکھنا، وہ مرتے وقت بھی تمہیں زیادہ مال دے کر گیا ہے. اس لیے لڑکے کو وراثت دی کہ اپنے والدین کو دعاؤں میں نہ بھول جائے اولاد کو. اگلی بات، فَإِن كُنَّ نِسَاءً فَوْقَسْنَتَيْنِ فَلَهُنَّ ثُلُثَا مَا تَرَكَ، خیال سے سمجھنی ہے بات. اگر سب لڑکیاں ہیں، میت کی سب لڑکیاں ہیں، ایک لڑکا بھی نہیں ہے اس کا، لیکن اس میں شرط یہ ہے کہ دو یا دو سے زیادہ ہیں، کل مال کے دو حصے لڑکیاں لے لیں گی، دو تہائیاں، وہ لڑکیاں دو ہیں یا تین ہیں یا چار ہیں، دو یا اس سے زیادہ ہوں، سب مال ان لڑکیوں میں برابر ہوگا، دو تہائی، ایک تہائی پیچھے بچ جائے گا. جو ایک تہائی پیچھے بچے گا، اب دیکھا جائے گا کہ اس میت جو مرنے والا ہے یہ عورت ہے تو اس کا شوہر موجود ہے کہ نہیں، اور اگر یہ مرنے والا شوہر ہے تو اس کی بیوی موجود ہے کہ نہیں، پھر اس کے بعد وہ ایک ثلث میں دوسرے آگے جو آ رہا ہے، کسی کو ثلث کسی کو ثلث، یوں ملے گا. پہلے ان لڑکیوں کو دو ثلث دے دیے جائے. وَإِنْ كَانَتْ وَاحِدَةً فَلَهَا النِّصْف، اور اگر مرنے والی کی ایک ہی لڑکی ہے، لڑکے بھی نہیں ہیں لڑکیاں بھی نہیں ہیں، صرف ایک لڑکی ہے، تو میت کا کل مال کا نصف اس ایک لڑکی کو مل جائے گا، جو نصف باقی بچے گا وہ پھر تو اگر مرنے والے کی بیوی ہے یا بیوی مری ہے تو شوہر ہے یا اس کے والدین ہیں یا کون ہے اس کو تب جا کے ملے گا. آگے ان کا ذکر ہو رہا ہے. وَلِأَبَوَيْهِ لِكُلِّ وَاحِدٍ مِّنْهُمَا السُّدُسُ مِمَّا تَرَكَ إِنْ كَانَ لَهُ وَلَدٌ، والدین میں سے ہر ایک کو چھٹا چھٹا حصہ ملے گا، امی کو بھی چھٹا، میت کی امی کو بھی چھٹا، میت کے ابو کو بھی چھٹا حصہ ملے گا. تب مما ترک ان کان لہ ولد، اگر میت کی اولاد میں سے کوئی ہے، ایک ہے کئی ہے، لڑکا ہے لڑکی ہے، ولد کا لفظ شریعت کی اصطلاح میں مطلق اولاد کے اوپر بولا جاتا ہے، جہاں شریعت کو مذکر مطلوب ہو وہاں لفظ للذکر جیسے آیا ہے، اور بچی مطلوب ہو تو انثی کا لفظ استعمال کرتے ہیں. جہاں قرآن مجید صرف ولد کا لفظ استعمال کرے تو وہ لڑکا اور لڑکی یعنی مذکر مؤنث سب کے لیے بولا جاتا ہے. میت میں کے اولاد میں سے کوئی اگر ہے تو اس کے والدین کو چھٹا چھٹا حصہ ملے گا. پھر اس کی جو اولاد میں سے جو ہے تو اوپر بیان کر چکے ہیں. فَإِن لَمْ يَكُنْ لَهُ وَلَدٌ، اور اگر اولاد میں سے کوئی بھی نہیں ہے، میت کی اولاد کچھ بھی نہیں ہے، نہ نرینہ نہ انثی، تو پھر والدین میں سے امی کو ایک تہائی ملے گا، جو باقی بچے گا دو تہائی وہ والد کو مل جائے گا، امی کو ایک تہائی ملے گا. لیکن فَإِن كَانَ لَهُ إِخْوَةٌ فَلِأُمِّهِ السُّدُسُ، آخری مسئلہ کہ اگر میت کے بھائی ہیں، میت کی اولاد نہیں ہے، میت کے والدین ہیں اور میت کے بھائی ہیں، ان بھائیوں نے ایک کمال کیا ہے امی کے لیے کہ امی کا حصہ تھوڑا کر دیا، اگرچہ بھائیوں کو بھی نہیں ملے گا. فَإِن كَانَ لَهُ إِخْوَةٌ، مرنے والے کے والدین ہیں اور بھائی ہیں، اولاد نہیں ہے، فَلِأُمِّهِ السُّدُسُ، جو امی کو سلس ملا تھا ایک تہائی، اب امی کو ایک تہائی نہیں ملے گا کہ مرنے والے کے بھائی موجود ہیں، تو امی کو چھٹا حصہ ملے گا، باقی حصہ والد صاحب کو مل جائے گا، بھائیوں کو نہیں ملے گا. اب یہاں یہ بات ہے کہ بھائیوں کی وجہ سے امی کا حصہ کم ہو گیا، بھائیوں کو شریعت نے نہیں دیا، سارا والد کو کیوں دیا ہے؟ مختصر بات یہ ہے کہ والد کے اوپر ذمہ داری زیادہ ہے نا، کافی سارے اس کے بیٹے ہیں، ان کا کچھ کچھ کسی کا مہر ادا کرنا ہوگا، کسی کا کیا، پہلے قرضے کو ادا کریں گے، وصیت نافذ کریں گے. فرمایا تمہارے ذہنوں میں یہ اشکال نہیں آنا چاہیے کہ شریعت نے امی کا یوں رکھا، ابو کا یوں رکھا، بھائی کو یوں ڈبل دیا، فلانے کو عصبہ کی شکل میں مال زیادہ دیا، فلانے کو ذوی الارحام کی وجہ سے کچھ نہیں دیا. یہ تم حکمتیں نہیں جانتے ہو، تمہارا رب جانتا ہے جس نے تمہیں پیدا کیا، وہ جاننے والا اور حکمت. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ إِن لَّمْ يَكُن لَّهُنَّ وَلَدٌ فَإِن كَانَ لَهُنَّ وَلَدٌ فَلَكُمُ الرُّبُعُ مِمَّا تَرَكْنَ مِن بَعْدِ وَصِيَّةٍ يُوصِينَ بِهَا أَوْ دَيْنٍ وَلَهُنَّ الرُّبُعُ مِمَّا تَرَكْتُمْ إِن لَّمْ يَكُن لَّكُمْ وَلَدٌ فَإِن كَانَ لَكُمْ وَلَدٌ فَلَهُنَّ الثُّمُنُ مِمَّا تَرَكْتُم مِّن بَعْدِ وَصِيَّةٍ تُوصُونَ بِهَا أَوْ دَيْنٍ وَإِن كَانَ رَجُلٌ يُورَثُ كَلَالَةً أَمِ امْرَأَةٌ وَلَهُ أَخٌ أَوْ أُخْتٌ فَلِكُلِّ وَاحِدٍ مِّنْهُمَا السُّدُسُ فَإِن كَانُوا أَكْثَرَ مِن ذَلِكَ فَهُمْ شُرَكَاءُ فِي الثُّلُثِ مِن بَعْدِ وَصِيَّةٍ يُوصَى بِهَا أَوْ دَيْنٍ غَيْرَ مُضَارٍّ وَصِيَّةً مِّنَ اللَّهِ وَاللَّهُ عَلِيمٌ حَلِيمٌ تِلْكَ حُدُودُ اللَّهِ وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ يُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وَذَلِكَ الْفَوْزُ الْعَظِيمُ وَمَنْ يَعْصِ اللَّهَ وَرَسُولَهُ وَيَتَعَدَّ حُدُودَهُ يُدْخِلْهُ نَارًا خَالِدًا فِيهَا وَلَهُ عَذَابٌ مُهِينٌ صَدَقَ اللَّهُ الْعَظِيمُ وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ اور تمہارے لیے آدھا ہوگا جو کچھ کے تمہاری بیویوں نے چھوڑا ہے اگر اولاد نہ ہو فَإِنْ كَانَ لَهُنَّ وَلَدٌ فَلَكُمُ الرُّبُعُ اور اگر تمہاری بیویوں نے مرنے والی بیویوں نے چھوڑا ہے کوئی بچہ تو تمہارے لیے ترکے میں سے چوتھائی ہوگا باپ قرض ادا کرنے اور وصیت نافذ کرنے کے وَلَهُنَّ الرُّبُعُ اگر شوہر فوت ہوا عورتوں کے لیے ربع ہوگا جو کچھ کے شوہروں نے چھوڑا ہے اِن لَمْ يَكُن لَكُمْ وَلَدٌ اگر اولاد نہیں ہے تو تو شوہر کے ترکے میں سے بیوی کو چوتھائی ملے گی. فَإِن كَانَ لَكُمْ وَلَدٌ فَلَهُنَّ الثُّمُنُ. اور اگر شوہر کی اولاد ہے تو بیوی کو آٹھواں حصہ ملے گا جو کچھ کہ تم نے چھوڑا ہے. بعد اس کے کہ وصیت پہلے نافذ کی جائے گی اور قرضہ ادا کیا جائے گا. وَإِن كَانَ رَجُلٌ يُورَثُ كَلَالَةً. اگر کوئی ایسا شخص ہے کہ جس کی وراثت تقسیم ہونی ہے وہ کلالہ ہے, مرد ہو یا عورت ہو, اس کے لیے بھائی یا بہن اخیافی ہیں تو بھائی بہن میں سے ہر ایک کے لیے چھٹا چھٹا حصہ ہوگا. اور اگر بھائی بہن زیادہ ہیں اخیافی ہوم شرکا ہو کے ثلث, تو ایک تہائی میں سب برابر ہوں گے. بات نافذ کرنے وصیت کے اور قرض ادا کرنے کے اس میں تکلیف نہیں دی جائے گی. یہ اللہ تعالیٰ کی طرف سے فیصلہ ہے اور اللہ جاننے والا بردبار ہے. یہ اللہ کی طرف سے حد بندیاں ہیں, قانون کے ضابطے ہیں. جس شخص نے اللہ اور اللہ کے رسول کی اطاعت کی تو ایسے باغات میں اللہ اس کو داخل کرے گا جس کے نیچے سے نہریں جاری ہوں گی, ہمیشہ اس میں رہے گا اور یہ بڑی کامیابی ہے. جس شخص نے اللہ اور اللہ کے رسول کے حکم کی نافرمانی کی اور حدود کا خیال نہیں کیا, اللہ اس کو داخل کرے گا ایسی آگ میں جس میں ہمیشہ رہے گا, اور ایسے بندے کے لیے دردناک دہانت والا عذاب ہے. بات وراثت کے متعلق چل رہی ہے. آدمی بیوی میں سے کوئی فوت ہو جائے تو اس کی وراثت کا ذکر ہے. فرمایا وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ إِن لَّمْ يَكُن لَّهُنَّ وَلَدٌ. مرنے والی یہاں پر بیوی ہے تو شوہر کو نصف ملے گا, بیوی کی مالیت میں سے شوہر کو نصف ملے گا اگر مرنے والی بیوی کی کوئی اولاد نہیں ہے. إِن لَّمْ يَكُن لَّهُنَّ وَلَدٌ. اس بات سے یہ پتہ چلا کہ عورت اپنے مال کی خود مالک ہوتی ہے, تبھی تو وہ جب مر رہی ہے تو اس کے مال میں سے شوہر کو اور اس کی اولاد کو وارث بنایا جا رہا ہے. عورت جو اپنے مال کی خود مالک ہوتی ہے اس کو اپنے والدین کی طرف سے وراثت کی شکل میں بھی مل سکتا ہے, یا شوہر کی طرف سے جو مہر ملا ہے, یا دیگر درمیان زندگی میں کہیں سے ہدیہ کہیں سے کچھ رشتہ دار اس کو دیتے رہے, وہ ان پیسوں کی خود مالک ہوتی ہے. جب وہ مر رہی ہے تو جتنے پیسے ہیں اس میں سے نصف وراثت اس کے شوہر کو ملے گی اگر اولاد نہیں ہے. فَإِن لَمْ يَكُن لَّهُنَّ وَلَدٌ. اگر مرنے والی بیوی کی اولاد ہے تو فَلَكُمُ الرُّبُعُ, تمہیں چوتھائی ملے گی, یعنی شوہر کو پھر چوتھا حصہ ترکے کا ملے گا. لیکن یہ تمام کچھ نفاذ وراثت کی تقسیم کا تب ہوگا کہ اگر اس کے ذمہ پہلے کوئی قرض ہے تو اس کو ادا کیا جائے گا, یا اس نے کوئی وصیت کی ہے تو وہ نافذ کر دی جائے گی. اسی طرح جو ضروری خرچہ کفن دفن کا ہے وہ بھی اس میں سے نکالا جائے گا. اب یہاں پر مرنے والا شوہر ہے. وَلَهُنَّ الرُّبُعُ مِمَّا تَرَكْتُمْ إِن لَّمْ يَكُن لَّكُمْ وَلَدٌ. اوپر والی صورت میں مرنے والی بیوی تھی, شوہر کو وراثت ملی, اس صورت میں مرنے والا شوہر ہے, عورتوں کو چوتھائی ملے گا جو تم نے چھوڑا ہے. ان لم یکن لکم ولد, لم یکن لکم ولد, جب تمہاری اولاد نہیں ہے یعنی شوہر کی اولاد نہیں ہے تو بیوی کو چوتھا حصہ وراثت ملے گی, باقی پھر اس کی جو بھائی یا والد یا اس طرح ہے ان کی طرف چلی جائے گی. فَإِن لَمْ يَكُن لَكُمْ وَلَدْ, فَإِن كَانَ لَكُمْ وَلَدْ, اور اگر شوہر کی اولاد ہے, فَلَهُنَّ الثُّمُنُ, تو بیوی کو آٹھواں حصہ ملے گا جو تم نے چھوڑا ہے, اس میں سے آٹھواں حصہ بیوی کو دینے کے بعد پھر اس کے بعد چونکہ اولاد ہے اس میں وہی ترتیب جو پہلے بیان ہو چکی ہے, لِلذَّكَرِ مِثْلُ حَظِّ الْأُنثَيَيْنِ, لڑکا لڑکی کی وراثت, اور اگر صرف لڑکا ہے تو پوری مل جائے گی, صرف لڑکی ہے تو اس کا بھی حکم پہلے ہو چکا ہے. مِن بَعْدِ وَصِيَّةٍ تُوصُونَ بِهَا أَوْدَيْنِ, یہ تمام تر وراثت کی جو باتیں ہو رہی ہیں, تُوصُونَ بِهَا أَوْدَيْنِ, یعنی جو کچھ وصیت کی گئی اس کو بھی پہلے نافذ کیا جائے گا جو پہلے بیان کر چکا ہوں. زیادہ سے زیادہ ثلث مال کی وصیت جائز ہے, یا قرضہ اس نے دینا ہے تو وہ پہلے دیا جائے گا. یہاں تک بات ختم ہوئی میاں بیوی کے فوتگی کی وراثت کی. وَإِن كَانَ رَجُلٌ يُورَثُ كَلَالَةً, یہاں پر کلالہ کی وراثت کا ذکر ہے, اور چھٹے پارے کے پہلے پاؤ کے آخری آیت بھی کلالہ کی وراثت کے بارے میں ہے. کلالہ کہتے کس کو ہیں؟ اس کی کافی تعریفیں کی گئیں, لیکن جو جمہور مفسرین نے جس تفسیر کو راجح قرار دیا ہے صحابہ اکرام کی اقوال کی روشنی میں, وہ یہ کہ کلالہ وہ شخص ہوتا ہے جو فوت ہوا تو اس کے اصول اور اس کے فروع میں سے کوئی بھی نہیں ہے. یعنی فوت ہونے والے شخص کے والدین یا والدین کے والدین وہ بھی حیات نہیں ہے, اور جو فوت ہوا شخص اس کی اولاد بھی نہیں ہے, بظاہر اولاد کی پھر اولاد بھی نہیں ہے, تو یہ شخص کلالہ ہے شریعت کی اصطلاح میں. یہ مرد بھی ہو سکتا ہے, عورت بھی ہو سکتی ہے, کہ عورت فوت ہوئی, نہ اس کے والدین ہیں اور نہ اس کی اولاد ہے, ان کے بھائی ہیں. وَلَهُ أَخٌ أَوْ أُخْتٌ, یہاں پر قرآن مجید نے وَلَهُ أَخٌ أَوْ أُخْتٌ, چونکہ یہ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے جب قرآن مجید کی کتابت کرائی نسب کی شکل میں, تو اس میں جب قرآت کا اختلاف ہوا تو قریش کی قرآت کو ترجیح دی ہے, لیکن سعد ابن ابی وقاص رضی اللہ تعالیٰ عنہ کی قرآت, یعنی جو اس عید کی وہ قرآت جناب نبی پاک سے نقل کرتے ہیں, وہ یہاں پر یوں ہے وَلَهُ أَخٌ أَوْ أُخْتٌ مِنْ أُمِّهِ. یہاں اس قرآت میں یہ جو روایت حفص کو نقل کیا گیا اور قریشی زبان کو ترجیح دی گئی ہے, دوسری مرجوع نہیں ہوتی ہیں, لیکن جب مسائل اخذ کرنے ہیں تو ان قرآت کو بھی سامنے رکھا جاتا ہے, بس صرف اس تلاوت کے تنازع کو دور کرنے کے لیے ایک روایت کو حضرت عثمان غنی رضی اللہ تعالیٰ نے راجع قرار دیا تھا. کیونکہ ایسا ایک واقعہ بارڈر کے اوپر پیش آ گیا تھا کہ قرآت کے اختلاف کی وجہ سے تھوڑا سا تنازع ہو گیا تھا کہ یہ یوں کر رہے ہیں تلاوت, یہ یوں کر رہے ہیں, تو اس پر آپ نے ایک روایت کے اوپر حتمی فیصلہ کر دیا تھا. وَلَوْ أَخٌ أَوْ أُخْتٌ مِنْ أُمِّهِ, یہ قرآت سعد بن ابی وقاص رضی اللہ تعالیٰ, یہ انصاری صحابی ہیں. کیا مطلب؟ یہ شخص جو فوت ہونے والا ہے اس کے والدین بھی نہیں ہیں, اس کی اولاد بھی نہیں ہے, لیکن اس کے بھائی یا بہن ماں شریک ہیں. حقیقی بھائی کی بات نہیں, اللہ کی بھائی کی بات نہیں, اور باپ شریک والے بھائی کی بات نہیں, یہ ماں شریک والے بہن بھائی اس کے ہیں, والدین اور اس کی اولاد نہیں ہے. یہ شریعت کی اصطلاح میں کلالہ ہے, گویا کہ یہ لا ولد جا رہا ہے, جس کو مختلف زبانوں میں مختلف لفظ سے تعبیر کرتے ہیں, جو شخص بے اولاد دنیا سے چلا جائے. فلکل واحد منہما السدس, اس کے ماں شریک جو بھائی ہیں وہ ان سب میں ہر ایک کو سدس ملے گا. سدس فین کان اکثر من ذلك قوم شرکاء فی الثلث, اگر تین بھائی ہیں تو ایک چھٹا حصہ تین بھائیوں کو ملے گا, اور اس چھٹے میں تینوں بھائی برابر کے شریک ہوں گے, اور اگر بہن ہے تو بہنوں کو بھی ایک چھٹا حصہ ملے گا, اور ساری بہنیں برابر کی اس چھٹے حصے میں شریک ہوں گی. یہاں پر وہ لذکر مثل حظ الانثیین والا اصول نہیں ہے, وہ لذکر مثل حظ الانثیین والا اصول حقیقی اور اللاتی میں ہے. فرمایا فین کانوا اکثر من ذلک قوم شرکاء فی الثلث, اگر یہ اخیافی بہن بھائی زیادہ ہیں تو ثلث میں برابر کے شریک ہیں. سب سے پہلے اس کی بھی وصیت نافذ کی جائے گی, اگر اس نے نفسیہ وصیت کی ہوئی ہے یا اس کے اوپر قرضہ ہے تو قرضہ ادا کیا جائے گا, پھر اس کے بعد وراثت تقسیم ہوگی. غیر مضار, ان چیزوں میں تکلیف کسی کو دی نہ جائے. یہ غیر مظہر کی قید علماء نے لکھا ہے کہ اوپر والی بھی وراثت کے تمام صورتوں کے ساتھ ہے. ذوی الفروض جو جن کے حصے قرآن مجید نے بیان کیے ہیں, ذوی الفروض وہ 12 ہیں, اور اس کے بعد پھر عصب ہوتے ہیں جو ان کے مد مقابل آتے ہیں. مثلا شریعت نے بیان کیا 8واں حصہ شوہر کا, اور باقی جو ہے بیوی کا, اور باقی دوسرے ورثہ کا, تو باقی جو دوسرے ورثہ ہیں وہ عصب ہوتے ہیں. بعض دفعہ ایسا ہوتا ہے کہ ذوی الفروض بھی نہیں ہے اور عصبہ بھی نہیں ہے. عصبہ بیٹا ہوتا ہے, باپ ہوتا ہے, دادا ہوتا ہے, یہ عصبہ ہوتے ہیں, مضبوطی کا جو سبب بنتے ہیں. ذوی الفروض وہ جن کا شریعت نے اٹل فیصلہ کر دیا, اس کو ربع ملے گا, اس کو نصف ملے گا, اس کو آٹھواں ملے گا, یہ 12 ہیں جو قرآن مجید نے بیان کیے ہیں. اس کے بعد جو ہوتے ہیں عصبہ, جو سارا مال لے لیتے ہیں, عصبہ وہ ہوتے ہیں, لیکن اتفاق سے ذوی الفروض بھی کسی کے نہیں ہے اور عصبہ بھی نہیں ہے, تو پھر وراثت کا جو مال ہے وہ لوٹ کر جاتا ہے ذوی الارحام کی طرف. ذوی الارحام میں ہوتے ہیں نواسب, پوتے بھانجے بھتیجے یعنی رشتہ دار جو قریبی خونی رشتہ دار نہیں تھوڑا دور سے جا کر رشتہ دار بنتے ہیں ان کو رشتہ دار کہتے ہیں ذوی الارحام اگر ذوی الفروض اور عصبہ میں سے کوئی نہ ہو تو پھر ذوی الارحام پر وراثت جاتی ہے اور اگر کوئی بھی نہ ہو تو پھر بیت المال کی طرف جائے تو فرمایا کہ جب کوئی قرضہ ادا کرنا ہو یا وصیت نافذ کرنی ہو تو اس میں تکلیف والی بات نہ ہو مقصد یہ ہے کہ بعض لوگ کسی کو نوازنے کے لیے اس نیت سے کہ میں نے اس کا قرضہ دینا ہے خواہ مخواہ مرتے وقت اقرار کر لیتے ہیں گویا اس کا قرضہ نہیں دینا ہے یا اپنے پاس کوئی پیسے پڑے ہیں اس کے اپنے میت کے جو ابھی مرنے والا ہے کہتا ہے یہ امانت ہے فلانے بندے کے میں جب مروں تو اس کو دے دینا جو اس کے پڑے ہیں ایسے ہی کوئی اور ہیلا طریقہ کر کے یا اپنے ورثہ کو محروم کرنا چاہتا ہے اور کسی دوسرے دوست کو نوازنا چاہتا ہے جھوٹا اقرار کر رہا ہے اس کے قرضے کا یا ہو سکتا ہے کہ ابھی قرضہ اس نے وصول گویا کہ نہیں کیا تو کہتا ہے میں نے کر لیا یعنی زید نے اس کا قرضہ دینا تھا جو مر رہا ہے ابھی دیا نہیں اس نے لیکن مال اس کو فائدہ پہنچانے کا مقصد ہے اور اپنے ورثہ کے ساتھ اس کو لڑائی ہے سدھ ہوتا ہے ایسے جیسے تو کہتا ہے اس کا قرضہ میں نے وصول کر لیا تھا کھا پی لیا ہے اس کو کہا غیر مزار تکلیف دینے کی نیت نہ ہو بس جس کا حق شریعت نے جیسے کیا ہے وہ محروم کرنا اس کو کوئی ثواب نہیں ہاں شریعت نے بعض وارثوں کو محروم قرار دیا ہے رشتہ داروں کو وہ چار ایک تو یہ کہ حدیث میں جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے کہ کوئی مسلمان کافر کا وارث نہیں بن سکتا اور کوئی کافر مسلمان کا وارث نہیں بن سکتا اختلاف دین یہ وراثت کے موانع میں سے ہے نمبر دو کوئی شخص اپنے ایسے کسی رشتہ دار کو قتل کرتا ہے جس رشتہ دار سے اس کو وراثت مل رہی ہے تو اس قاتل کو پھر اس رشتہ دار سے وراثت نہیں ملے گی کہ اس نے خود اپنے وارث لو مورث کو قتل کیا یہ دوسرا موانع ارث ہے اس کے اوپر واقعہ بہت ہیں ایسے بھتیجے چاچوں نے بڑے بڑے کارنامے کیے ہوئے ہیں سب سے بڑی بات وہ جو پہلے پارے میں ذکر آتا ہے نا حضرت موسیٰ علیہ السلام کے زمانے کا واقعہ وہ جو گائے قتل ہو گئی تھی اور گائے کو قتل کیا تھا اس لیے کہ اصل قاتل پتہ چل جائے تو وہ اصل قاتل بھتیجا تھا چاچے کا تو وہ کفن دفن میں بڑا شریک تھا غم میں بڑے بڑے آنسو بہاتا تھا یہ قاتل جو ہوتے ہیں نا آنسو بہانے میں ماتم کرنے میں بڑے ماہر ہوتے ہیں وہ آگے آگے تھا تو جب موسیٰ علیہ السلام کو وہ حکم دیا گیا کہ یوں گائے ذبح کرو اور اس کا گوشت یوں ڈالو جس کا قصہ پہلے بارے میں ہے تو اس نے بھی اس لیے اپنے چاچے کو قتل کیا تھا کہ کہیں ادھر ادھر کہیں وراثت نہ چلی جائے میں جلدی سے اس کو حاصل کر لوں تو قاتل جب ایسے شخص کو کسی کو قتل کرتا ہے تاکہ وہ جس سے اس کو وراثت ملنی ہے وراثت سے محروم ہے یہ دو باتیں تیسری اور چوتھی بات فی الحال نتیجتاً تو نظر نہیں آ رہی وہ اختلاف دارین ہے ایک شخص ہے جو دارالاسلام میں رہتا ہے دوسرا اس کا مسلمان رشتہ دار ہی دارالکفر میں رہتا ہے اس زمانے میں آپس میں رابطے نہیں تھے تعلق نہیں تھے کچھ نہیں تھا کوئی ادھر گیا تو ادھر ہی رہ گیا کوئی لوگ تو حج کے اوپر جاتے تھے تو الوداعی سلام کر کے جاتے تھے پیدل سفر ہوتے تھے کئی کئی مہینے لگتے تھے تو اب تو علماء نے یہ لکھا ہے کہ جب تعلق ہے اس کا آنا جانا رابطہ وغیرہ تو وہ وراثت کے موانے نہیں ہے اختلاف دارین یعنی ایک دارالکفر میں ایک دارالاسلام میں رہتے ہیں چوتھی موانع ارث جو اس وقت کے لحاظ سے بیان کی گئی ہے وہ ہے ایک غلام ہے اور ایک آزاد ہے تو آزاد غلام کا غلام آزاد کا وارث نہیں بن سکتا اب یہ بھی ترتیب نہیں ہے فرمایا کہ یہ وصیت من اللہ اللہ کی طرف سے اٹل قانون ہے اور اللہ جاننے والا حکمت والا ہے یہ اللہ کی طرف سے حد بندیاں ہیں جو شخص ان حد بندیوں کا خیال رکھتا ہے جو جتنا وارث ہے اس حکمت میں پڑھنے کی ضرورت نہیں ہے کہ اللہ نے فلانے کو زیادہ کیوں دیا ہے فلانے کو کیوں کم دیا ہے سب سے پہلے اللہ تعالیٰ نے فرمایا کہ یہ میں جانتا ہوں کہ کس کو زیادہ دینا بہتر ہے اور کس کو کم فرمایا جو شخص ان حد بندیوں کا خیال کرے ہم اس کو آخرت میں باغات میں داخل کریں گے جو بڑی کامیابی ہے اور جس نے ان حد بندیوں کا خیال نہیں کیا اس کو ہم جہنم میں داخل کریں گے اور بہت کہانت والا عذاب ہے۔